السلام عليكم. وعليكم السلام ورحمة الله وبركاته. يا الشيخ خريته. جناب جناب جناب. اچھا تو آپ مرکز الدعوہ کے نام سے آج کل مولوی صدیر صاحب آ رہے ہیں. جی جی جواب کیا لیں جی؟ جی جواب کیا لیں آپ کو آپ کے سمجھ نہیں آئی. جو کچھ آپ کہہ سکتے ہیں آپ کہہ لیں, آپ کو حق ہے. نہیں نہیں میں نے کیا کہنا ہے, آپ فیس بک پہ مرکز دعویٰ کے نام سے آپ ہی آ رہے ہیں نا؟ بالکل آ رہے ہیں جی, اللہ کے فضل کرم سے. اچھا اچھا, اور سنائیں کیسے مزاج ہیں آپ کے؟ الحمدللہ اللہ کا کرم و شکر. صحت ٹھیک ہے آپ کی؟ جی اللہ کا شکر اللہ کا شکر. اور نام بدل کے چھپانے کی کیا ضرورت ہوتی ہے یار فیس بک پہ؟ میں تو اس بہت سارے لوگ جو ہے نا وہ نام بدل کے چھپا لیتے ہیں اپنے آپ کو. ہیلو, کباہت کیا ہے؟ ہیں کباہت کیا ہے؟ کباہت تو بہرحال ہے, نام بندے کو چھپانا نہیں چاہیے, جب بندے کو سامنے آ جانا چاہیے کہ بھائی میں فلاں بندہ ہوں. سامنے آ جاتے ہیں نا, آئے ہوئے آپ کے سامنے ہیں جناب. ٹھیک ہے, اور خیریت سے ہیں؟ اللہ کا فضل ہے, موضوع تو آپ نے رکھ لیا تھا, چلو اسی پر بات کرتے ہیں. اچھا موضوع بالکل رکھ لیا تھا, میں چھوٹی سی بات آپ سے پوچھنا چاہوں گا. وہ لاسٹ ٹائم آپ کے ساتھ یہ بات ہوئی تھی کہ وہ جو مولانا عبدالغفار زاہبی صاحب کے ساتھ شرائط طے ہوئی تھی, تو آپ نے کہا تھا جی میں عمر صدیق صاحب سے پوچھ کے بتاؤں گا کہ وہ انہی شرائط کے اوپر بات کرنے کے لیے تیار ہیں یا نہیں. تو آپ کی بات ہوئی ہے اس پہ؟ ہاں جی بات ہوئی تھی, بس اس کے بعد میں ختم مسکوک رہا ہوں جی, اس وجہ سے جی ہوئی ہم سے بات. تو کیا جواب دیا انہوں نے؟ ٹھیک ہے آپ کو جو ہے نا وہ جگہ کی ذمہ داری لے کر ہمیں جو ہے نا وہ رپورٹ دیں, انشاءاللہ ہم آپ کے ساتھ آنے کے تیار ہیں. نہیں آپ ان سے پوچھ لینا کہ بھائی آپ کون. جی میں آپ کو کہہ رہا ہوں, آپ جو ہے نا وہ ذمہ داری لیں. ٹھیک ہے جی, کہ ہم نے جس جگہ بھی کرانا ہے آپ کرا. جگہ کی ذمہ داری تو لے لیں گے, جگہ کی ذمہ داری کا کوئی بڑا مسئلہ. آپ جو ہے نا وہ جو وہاں پر متعلقہ تھانہ ہے اس کی اجازت نامہ لے کر ہمیں آپ بتا دیں, سارا کچھ آ جائے گا, سارا کچھ آ جائے گا ان شاء اللہ. آپ یہ بتا دیں. ٹھیک ہے. اچھا اور سنائیں باقی موضوع تو آپ نے آج پھر خود ہی انتخاب کر لیا تقلید کا. آپ نے کیا ہوا تھا؟ نہیں میرے سے میں نے کیا, آپ نے کیا, کوئی مسئلہ نہیں, بات کر لیتی ہیں. تو میرا خیال ہے بلا تاخیر پھر اپنا دعویٰ جواب دعویٰ بیان کرنا چاہیے. اچھا آپ دعویٰ کی تعریف کریں نا تو پھر انشاءاللہ آگے بات کرتے ہیں. دعویٰ کی تعریف تو مختصراً یہی ہے کہ جس چیز کا اثبات کوئی کر رہا ہے تو وہی دعویٰ ہے. ٹھیک ہے. تو دلیل کس کے اوپر لازم ہوتی ہے؟ مدعی کے اوپر. مدعی کے اوپر کیا لازم ہوتا ہے؟ وہ تو دفاع کرے گا نا آگے. رد کرے گا, دفاع نہیں کرے گا, رد کرے گا. دفاع, رد اور دفاع میں کیا فرق ہے؟ رد اور دفاع میں کیا فرق ہے یار؟ ایک ہوتا ہے اٹیک کرنا, ایک ہوتا ہے دفاعی حکمت عملی اپنا لینا. آپ کو نہیں اس کا فرق پتا؟ دیکھو ایک ہے دفاعی حکمت عملی کی بات نہیں میں کر رہا, دفاع کی بات کر رہا ہوں. ایک وہی ہوتا ہے نا رد کرنے میں اور دفاع کرنے میں کیا فرق ہے, تھوڑا سا وہ سمجھا دیں تاکہ جو اس میں پتہ چلے. امریکہ نے آ کر افغانستان کے اوپر لڑائی کو مسلط کیا ہے, وہاں کے مجاہدین. یہاں پہ ہم لڑائی کی بات نہیں کر رہے, یہ ہمارا جو بات بتا رہا ہوں نا سن لینا, آپ کو سمجھ آ جائے گی نا. نہیں ایک ہے میدان جنگ کے اندر دفاع, ایک ہے امریکہ نے, ٹھیک ہے نا جی, اس کا دفاع آگے سے کر رہے ہیں. کون لوگ کر رہے ہیں؟ مجاہدین کر رہے ہیں. کوئی کسی کے اوپر وار کرتا ہے, ٹھیک ہے نا جی, اب وہ ضرب جو لگا رہا ہے آگے سے اپنے ہاتھ مار کر آگے پیچھے ہو کر اپنے آپ کو جو بچا رہا ہے اس کو دفاع کہا جائے. اچھا یہ ہے آپ کے نزدیک. اور رد کا کیا مطلب ہوتا ہے جی؟ رد کا کیا مطلب ہوتا ہے؟ رد کا معنی مردود ہوتا ہے. رد کا معنی مردود ہوتا ہے, انا للہ. یہ کیا مطلب؟ یہ تو آپ نے مصدر سے اس کا فاعل مفعول بنا دیا. اچھا فاعل مفعول کیا ہوتا ہے؟ یہ سبقت لسانی اسے کہتے ہیں. میں مفعول کہنا چاہ رہا تھا فاعل. آپ جو دلیل پیش کر رہے ہیں فریق مخالف اس کو حق نہیں سمجھتا اور اس کے اوپر جو ہے نا آبجیکشن کے طور پر جواب دیتا ہے, کہتا ہے کہ یہ موافقت اور عدم موافقت کا کیا معیار ہے آپ کے ہاں؟ موافقت اور عدم موافقت کا کیا معیار کیا ہے، اسٹینڈرڈ کیا ہے، تاکہ پتہ چل جائے اس میں کس چیز کو موافقت کہیں گے، کس چیز کو مخالفت کہیں گے؟ آپ کی آواز نہیں آ رہی بھائی، دانش کو اٹھائے نا آپ اپنے ساتھ سے جی، یہ شیخ دانش جب آتا ہے نا بیچ میں تو آواز جو ہے نا وہ مکس ہونا شروع ہو جاتی ہے، شور آتا ہے. نہیں اس کو، اس نے تو سائلنٹ کیا ہوا، اس کی تو آواز آ نہیں رہی نا. وہ ختم کر دے نا، سائلنٹ کیا کیا وہ ختم کر دے اس کو. ریکارڈنگ ہو رہی ہے نا یہ، پھر بعد میں انشاءاللہ آ جائے گی. ابھی نہ پھر اس طریقے سے ہماری گفتگو نہیں ہوگی نا صحیح طریقے سے. اس کو سن لینے دو یار، اگر ایک بندہ سننا چاہ رہا ہے تو سن لینے دو اس کو. سنائیں گے نا، کیوں نہیں سنائیں گے. اچھا چلیں جی، میں دانش بھائی کو فی الحال جو ہے نا وہ اپنے اس میں سے وہ کر دیتا ہوں. دانش بھائی کو کس طریقے سے ہو گیا جی؟ دانش بھائی اگر آپ سن رہے ہیں تو آپ خود ہی وہ کینسل کر دیں کال. دعویٰ ہے میرا جناب، مختصر سا دعویٰ ہے، اور اس کے بیان میں آپ نے جواب دعویٰ بھی آپ نے بیان کرنا ہے. میرا دعویٰ یہ ہے کہ تقلید کرنا جائز ہے، بس جائز ہے، اور تقلید کے بغیر اللہ کے اوامر کے جو جزئیات اور فروعات پہ عمل کرنا ناممکن ہے. تقلید کی بات کر رہا ہوں، یہ دعویٰ ہے، میرے دعوے کا حصہ ہے. نہیں ابھی وجہ تقلید میں آپ سے نہیں پوچھی ہے، آپ سے دعویٰ کریں. دعویٰ ہے بھائی، دعوے کا حصہ بیان کرو نا. دعوے کا حصہ بیان کرو، اتنا لمبا نہیں ہوتا نا. چلے جی، تقلید کرنا جائز ہے. بس جائز ہے جی، یہ آپ تو بڑا دعویٰ کرتے ہیں. نہیں وہ تو بعد کی بات ہے نا، انشاءاللہ وجوب کی طرف پہلے جائیں گے، پہلے وجوب کی طرف، وجوب کی طرف بعد میں جائیں گے، پہلے آپ سے جواز کو منوا لیں. اچھا اچھا، جائز پر بات کریں گے. چلے جی، آپ اپنے دعوے کی دلیل دیں. جواب دعویٰ، ہاں جی جواب دعویٰ تو دو نا. جواب دعویٰ کیا آپ کا؟ آپ کے اندر قرآن اور حدیث کی موجودگی کے اندر بھی کی بات ماننا نہیں جائے. یہ تو اس میں تو میرا آپ کے ساتھ کوئی اختلاف نہیں ہے. الحمدللہ، آپ نے کہا جائز ہے، میں نے کہا ناجائز. اختلاف میں نے تقلید کہا ہے کہ تقلید جائز ہے. تقلید جائز ہے، میں نے کہا تقلید ناجائز ہے. کہتے ہو آپ کا اور میرا جو ہے نا اس کے اندر تو کوئی ہے ہی نہیں ہے. جہاں اپنی ہے تو کس لیے رات کو 12 بجے آ کر بیٹھے؟ جہاں پر قرآن اور حدیث کی نصوص قطعیہ موجود ہوں تو وہاں پہ تقلید ہوتی نہیں ہے. نصوص قطعیہ جی، نصوص زنیہ دونوں کی موجودگی میں نہیں ہوتی ہے. نصوص زنیہ غیر متعارض، خبر واحد مختصر. بہرحال میرا دعویٰ ہے تقلید جائز ہے. میرا دعویٰ تقلید ناجائز ہے. تقلید ناجائز ہے. اچھا تقلید ناجائز ہے جی، بالکل ٹھیک ہو گیا جی. اب اعتراف ہے یا آپ بھی نہیں ہے جی؟ آپ اعتراف ہے یا آپ بھی نہیں ہے؟ ابھی اتفاق ہے، بالکل اتفاق ہے. اللہ اکبر کبیرہ. اب آپ کے ساتھ، اب آپ کے ساتھ، اب آپ کا اور آپ ساتھ. آج آپ مجھ کو لگ رہا ہے کہ حالت غیر میں ہے، یہاں پر نیند کا غلبہ ہے. اچھا کوئی پریشانی ہے آپ کو؟ کیا ہو گیا آج آپ کو؟ مجھے کچھ نہیں ہوا، آپ پریشان ہو رہے ہیں. نے کہا تقلید جائز ہے، ابھی تو گفتگو جائز ہے. ابھی تو گفتگو کا آغاز ہوا ہے، اتفاق ہے. ابھی تو گفتگو کا آغاز ہوا ہے، ابھی آپ آگے تو چلیں تھوڑا سا. نہیں ابھی آپ نے اتفاق کر لیا، پھر آگے المدعی من. اچھا اذا ترک سورے کا مدعی وہ ہوتا ہے، سن لو سن لو نا، المدعی من اذا ترک سورے کا. آپ تو اب آئی گئے ہیں اختلافات کو ختم کر کے اتفاق پر آگے، تو ماشاءاللہ ہم آپ کو اپنے سینے سے لگائیں گے. جناب اتفاق اس چیز سے ہے کہ اب آپ نے جواب دعویٰ میرے دعویٰ کے بالکل موافق کیا ہے. ٹھیک ہے، अब पहले आज साहब ने कह दिया है कि इत्तेफाक है, चलो अल्हम्दुलिल्लाह आज तो इत्तेफाक से मसला हुआ है, लगता है कुरान और हदीस की तरफ आपका रुझान हो गया है। अब आगे आगे चलो यार, आगे चलो, आप जो है ना वो अभी से परेशान होना शुरू हो गए हैं, परेशान ना हो, अभी तो बात इतनी इतनी बात को खास हुई नहीं है अभी इस मौजू पर। आपने कहा है जी, आपने कहा है कि तकलीद नाजायज है, जिनके हाथ के अंदर अकायद उलमाए अहले सुन्नत का देवबंद अल मरूफ मुहम्मद अल मुफन्नद हो और सामने जो बंदी बैठा हुआ हो, ऐसा चीज कभी भी परेशान नहीं होगा। और जब परेशान होगा उसका मतलब है कि देवबंदी की खाम ख्याली है, अल मुहम्मद अल मुफन्नद के लिख जाने के बाद कोई भी ऐसा अहले हदीस नहीं है जिसको परेशानी होगी आपके हवाले से। यहाँ पे जो बात हो रही है इस पे जब बात करेंगे ना इंशाल्लाह बाद में करेंगे, लेकिन फिलहाल आपने मेरे आपको अपना जवाब दावा याद है, आपको अपना जवाब दावा याद है, तकलीद नाजायज है, ठीक है जी। समझ आ गई आपको मेरे दावा की समझ आ गई जी। अच्छा, ये मुख्तसरन बात ये है कि आपके नजदीक तकलीद करना नाजायज है जी। मैं अब आपको कुरान से दलील दूंगा तो आप नहीं मानेंगे जी जी, मैं आपको बताता हूँ ना, आप हजरात की जिद बिल्कुल यहाँ है, मैं आपको हदीस से दलील दूंगा तो आप नहीं मानेंगे। हदीस के साथ आपका क्या तल्लुक है, मुकल्लिद का क्या तल्लुक है हदीस के साथ? अबू हनीफा को बीच में लाकर तुम्हें शर्म नहीं आती पैगंबर का नाम लेते हो? मैं आपको सहाबा से दलील पूछता हूँ, मैं पूछता हूँ आराम से, तुम्हारा कुरान के साथ तल्लुक क्या है, तुम्हारा हदीस के साथ तल्लुक क्या है, तुम्हारा मुहद्दिसीन के साथ तल्लुक क्या है? अच्छा, बहरहाल मैं आपको बता रहा हूँ, आप जिस तरफ अब अमेरिका अफगानिस्तान में बैठ करके नहीं जी, मैं तो अमन का दाई हूँ। अच्छा भाई, तुम्हारा अमन के साथ अल्लाह के असामा बिन लादन की वजह से तुमने पूरे अफगानिस्तान के अंदर खून का बर्पा कर दिया है, तुमने अकेले अबू हनीफा के दिफा पर जनाब अबू हुरैरा रज़ियल्लाहु तआला के ऊपर, जनाब नसर बिन मालिक रज़ियल्लाहु तआला के ऊपर, जनाब वाले बिन हुजर रज़ियल्लाहु तआला, जनाब अब्दुल्लाह बिन उमर रज़ियल्लाहु तआला के ऊपर, जनाब सलमान फारसी रज़ियल्लाहु तआला के ऊपर तुमने मौजू के मुताबिक आए ना यार, मौजू के अंदर है, मौजू ये अंदर हाथ में है, से क्यों भाग रहे हैं? मोहम्मद मेरे हाथ में है, मैं परेशान नहीं हूँ। आप परेशान हो, आप परेशान हो, आपकी परेशानी की वजह यही अल मुहन्नद है, मुझे पता है। आपकी परेशानी की वजह यही है। मैं आपसे पूछता हूँ कि जिन उलमा ने अल मुहन्नद के ऊपर दस्तखत किए थे क्या वो काफिर हैं? वो तो आपने खुद कह दिए थे जनाब, मैं आपसे पूछ रहा हूँ, आप जो बात आपसे जो जी जो बात मैं आपके साथ कर रहा हूँ ना, जो आपसे पूछू तो उसका जवाब लाजमी दे दिया करो। मेरी बात सुनो, ठीक है, मौलाना साहब मेरी बात सुने, आपने कभी भी ना में किसी को शोगा काफर कहने की, ठीक है ना, हमारे बस में होता ना शैतान को भी अगर सिराते मुस्तकीम का पता चल जाता ना, अच्छा ठीक है ना, हम तो उसको भी काफर ना कहते अगर वो इब्लीसियत को छोड़ के बाकी ही जो है ना वो अल्लाह रब्बुल जलाल का सच्चा बंदा बन जाता। जो अल्लाह के बंदे है उनसे हमको मोहब्बत प्यार है, अच्छा। और जो हमारे अपने अहले हदीस होने के बावजूद अगर इनके अंदर कोई कमी कोताही तो अल्हम्दुलिल्लाह हम उसको भी वाजी करते हैं। नहीं तो फिर आप मुझे सिर्फ इतना बता दें कि भाई आपको इसके अंदर इस्लाम नजर आता है, कुफर नजर आता है अल मुहम्मद के अंदर? मुझे इसके अंदर अल्लाह के फजल करम से कुफर ही कुफर नजर आता है। इसके ऊपर साइन दस्तखत करने वाले कौन थे, मुसलमान है काफिर है? इनका ये अकीदा है, जिन देखे इस्लाम नहीं, नहीं, नहीं, ये अकीदा की बात नहीं, जिन लोगों ने इसके ऊपर दस्तखत किए हैं उनके ऊपर मुतलकन फतवा दो। जिन लोगों ने अल मुहन्नद के ऊपर अल मुहन्नद के ऊपर दस्तखत किए हैं वो काफिर हैं या मुसलमान? अच्छा वला नकूलु कमा तकूलुल हलूल شرعیت من الجہمیت بغیر انہو آخل کی فلا سے بنا رہا ان من کار ذالک فہو کافرون او ظالن لئنہو وصف اللہ بمالا یکلیب من النقائف علماء کرام نے آپ کو فتوہ لگایا ہے آپ تو موضوع سے پھر بھاگ گئے یار آپ موضوع سے پھر بھاگ رہے ہو بھائی موضوع سے بھاگ رہے ہو آپ تکلیف پہ آپ موضوع سے کہاں بھاگ رہے ہو اگر آپ نے مہنت کا موضوع چھیڑا ہے اگر مہنت کا موضوع چھیڑا ہے تو مجھے اتنا بتا دو کہ مہنت کی توثیق اور اس کے اوپر دستخط کرنے والے علماء کافر ہیں مسلمان ہیں دیکھیں میں نے پہلے کہا میں کافر کسی کو نہیں کہتا ان کے عقائد کفری ہیں شرک ہیں بھائی میں جو آپ سے پوچھ رہا ہوں آپ جب انہوں نے سائن کیے ہیں سائن کرنے کا مطلب ان کے تمام کتاب کے کیونکہ عقائد کی کتاب ہے بھائی یہ عقائد کی کتاب ہے تو عقائد کے اوپر آنکھیں بند کر کے سائن نہیں کیے جاتے جن علماء نے سائن کیے ہیں جن علماء نے سائن کیے ہیں وہ مسلمان ہیں یا کافر ہیں یہ مجھے بتاؤ جن لوگوں نے المحنت کے اوپر اگر مگر سے بات کیوں کرتے ہو جب اس نے سائن کر دیا تو تائید تو ہوگی نا اس کی تو ہوگی نا بس کہہ دیا ان کے قائد کفری ہیں تو وہ کافر ہیں وہ کفری ہیں قائد ان کے جن لوگوں نے المحنت کے اوپر دستخط کیے ہیں وہ علماء عرب سارے کافر ہیں جس کا عقیدہ حلول ہے جس کا عقیدہ واسط الوجود ہے جو اللہ کو ہر جگہ پر مانتا ہے اس کے بارے میں علماء سوچے نے کہا ہے وہ کافرون شیخ الکل کافر ہیں شیخ الکل کافر ہیں مولوی نصیر ابھی آپ نے تقلید کے اوپر بات کرنی تھی اور چلے کہاں گئے لیکن آپ بہرحال بتا دیں مجھے کیا شیخ الکل کافر ہے آپ نے کہا پریشان میں تھا جب سے میں کل محنت پڑی میں پریشان نہیں ہوں پریشانی ہو گئی ہے نا ابھی پریشانی ہو گئی ہے ابھی پریشانی آپ کے سامنے آ گئی ہے آپ نے کہا جو اللہ کو ہر جگہ حاضر ناظر مانے وہ کافر ہے دیکھیں آپ نے کہا دیکھیں ہم ایسے تو نہیں ہم ایسے اٹھ کر آگے ہیں ویسے ہی اٹھ کے آگے ہو آپ نے اپنے مولویوں کو پڑھائی نہیں ہے آپ نے اپنے مولویوں کو پڑھائی نہیں ہے ابھی آپ دیکھو جہاں پہ جس بات پہ پھنستے ہو جہاں پہ پھنستے ہو اس کو اس بات کا رخ دوسری طرف موڑ دیتے ہو جہاں پر پھنس جاتے ہو وہاں پہ اس کا بات کا رخ دوسری طرف موڑ دیتے ہو آپ نے کہا بات سنو آپ نے کہا کہ جو اللہ کو ہر جگہ حاضر ناظر مانے وہ کافر ہے آپ نہیں میری بات ختم نہیں ہوئی آپ صرف اتنا بتا دو کہ جو اللہ کو ہر جگہ حاضر ناظر مانے وہ کافر ہے یا مسلمان یہ آج ہمارا موضوع تھا نہیں آپ نے اس کو چھیڑا ہے تو آپ اس کو مکمل کرو اس کو کس نے چھیڑا ہے آپ ہی نے چھیڑا ہے جناب کی تعریفیں کس نے کی ہیں کس کی محنت کی تعریفیں کس نے کی ہیں محنت کا نام کس نے لیا تھا پہلے اس میں تو تکلیف تھی اس وجہ سے میں نے اس کا نام لیا تھا جو بھی سامعین ہیں سب کے سامنے یہ میں بات کرنا چاہتا ہوں مولانا آصف صاحب نے کہا آپ پریشان ہیں میں نے کہا جب سے میں نے محنت پڑھی میں پریشان نہیں ہوں آپ صرف پریشان نہیں ہیں آپ بھی لکھا ہوا ہے اب آصف صاحب کو چونکہ المحدث نے لگتا ہے یا انہوں نے پڑھی نہیں ہے یا نا وہ تجاہل والا معاملہ کر رہے ہیں آٹھواں نواں جو دسواں سوال کمبائنڈ تینوں ایک سوال کیے گئے وہ تقلید کے بارے میں کیے گئے یہ کتاب کس کی ہے بات سنو یہ کتاب کس کی ہے عقائد کی ہے کون سی ہے یہ کتاب کون سی ہے عقائد کی ہے کون سی ہے جب میں نے المحدث آصف صاحب آپ کا دعویٰ تقلید جائز ہے میں نے المحدث پڑھی اس کے اندر بھی یہی موقف لکھا ہے جو آپ کا موقف لکھا ہے میں نے کہا جب سے میں نے محدث پڑھی مجھے پریشانی نہیں ہے اب آپ کو تقلید تھی پچھلی آپ بار بار چاہتے ہو کہ آپ کو نماز کے اوپر تیرے وہی والا رسب تیرے تو اب رمضان آ گیا ہے برائے مہربانی آپ نے المحنت کا نام لیا المحنت کتاب ہے عقائد کی اس میں سوال جو ہے آٹھواں نواں دسواں بہرحال یہ کتاب کس کی ہے یہ کتاب کس کی ہے عقائد کی ہے فروعات کی ہے کیا ہے فقہ کی ہے جناب میں جو پوچھ رہا ہوں یہ کتاب کس کی ہے عقائد کی کتاب ہے کون سی ہے آپ ترجمہ کریں یہ کتاب کون سی ہے عقائد کی ہے کون سی ہے ترجمہ بھی نہیں آتا ہے तर्जमे वगैरह तो सारे आपको सिखाऊंगा, लेकिन फिलहाल आप ये बात करो कि ये किताब अकायद की है या फिका की किताब है, बता दो मुझे। अकायद की किताब है, ये तकलीद आपका कीजिए का मसला है। अच्छा अच्छा अच्छा अच्छा, अकायद की किताब है ना, तो मैंने आपसे पूछ लिया कि भाई जिस जिस लोग ने इसके ऊपर साइन किए हैं वो काफिर हैं या नहीं, आपने कहा जी काफिर हैं। फिर आगे आप चले गए मजीद अकायद की तरफ, जिसके ये अकीदा होगा, जिसका ये अकीदा होगा, उसी के दौरान आपने ये फरमाया कि जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो काफिर है। अब मेरा हक बनता है कि मैं आपसे पूछूं कि मौलवी नज़ीर हुसैन देलवी मुसलमान हैं या काफिर हैं? अल्हम्दुलिल्लाह मीरा मुस्लिमीन थी। ये क्या आपका वो हो गया कि एक तरफ तो तुम काफिर कह रहे हो, क्या हो गया, एक तरफ तुम काफिर कह रहे हो फिर अमीरुल मोमिनीन भी कह रहे हो? किधर कहा है जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो क्या है? इसने कहा जी मुहम्मद पे जिन उलमा ने तस्दीक की है उनके बारे में आपकी क्या राय है? अगर मियां नज़ीर हुसैन देहलवी का मौलवी आसफ से नाम लगा दे मैं तेरा मस्तक मारने के लिए तैयार हूँ। मैंने नहीं कहा कि मौलवी नज़ीर ने साइन किए हैं, मैंने कहा ही नहीं कि मौलवी नज़ीर ने साइन किए हैं। मैंने मौलवी नज़ीर का कहा ही नहीं कि उसने साइन किए हैं, मैं तो ये कह रहा हूँ कि उसका अकीदा है कि अल्लाह हर जगह हाजिर है। आप पहले फतवा लगा रहे थे, कह रहे मियां साहब काफिर है या नहीं? ओ भाई मैं तो पूछ रहा हूँ तुम्हारे फतवे के ऊपर रगड़ा लगवा रहा हूँ, तुमसे फतवे का रगड़ा लगवा रहा हूँ तुम्हारे शेखुल कुल को। अब बताओ, अब फतवा दो कि जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो मुसलमान है या काफिर है, जल्दी से बताओ। अल्लाह के फजल करम से मौलवी आसिफ अपने मौजूद जो तकलीद पर लेकर आया उससे फिर रहा है। भाई मैं मौजू पर हूँ, मैं मौजू पर हूँ। अब ये मियाँ साहब के ऊपर पहुंच गया, इंशाल्लाह मियाँ साहब की तरफ एक उंगली उठेगी अल्हम्दुलिल्लाह, दलाल से पांच उंगलियां तोड़ना हम जानते हैं। अच्छा समझाइए, मियाँ साहब का अकीदा जो आपने अल-मुहन्नस के अंदर लिखा हुआ है इस पर अगर आप गुफ्तगु करना चाहते हैं मियाँ साहब के अकीदे पर भी गुफ्तगु हो जाएगी। भाई देखो आपने फतवा आपने लगाया, मैंने लगाया, आज मौजू जो था आप उस पर बात करें। मौजू से फिरे तो आप हैं, मुहन्नद की तरफ रुख किसने मोड़ा? मौजू पर मैं बात करूंगा, मैं सिर्फ इतनी बात पूछ रहा हूँ। वो बात तकलीद के ऊपर मैं आ रहा हूँ, लेकिन जो आपने बात छेड़ी है उसको पहले पूरा तो कर लो, जिस बात को छेड़ा है उसको तो पूरा करो पहले। जो बात तुमने छेड़ ली है कम से कम उसको पूरा तो कर लो। मैं कह रहा हूँ इस पर मैं गुफ्तगू नहीं करूंगा। क्यों नहीं करेंगे? आपने अल मुहन्नद फिर आपने खुद फतवा लगाया कि जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो काफिर है। जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो क्यों है बताओ? अच्छा जल्दी से बताओ ना, जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो मुसलमान है? अल-हलूलिया काफर है। जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो कौन है? चल यार तू नहीं माने फिर और सुन ले। हाँ जल्दी से शेखुल कुल पे कुफर का फतवा लगाओ। शेखुल कुल है तुम्हारा एक नहीं दस मौलवियों का। निकल गया, अब निकल गया अपने मौजू से। मौजू से ये सही जो माशाल्लाह इनकी बड़ी होती है जो अब तो अच्छा बयान कर दिया इनकी आजीम दादुल्ला माजर मक्की। अच्छा जानते हो जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो काफिर है या मुसलमान? मेरा सवाल ये है, भाग कहाँ रहे हो? अल-हलूलिया। आपके शेखुल कौल कौन है? अल-हलूलिया। हलूलिया कौन होते हैं? अल-हलूलिया काफर होते हैं। तो आपके शेखुल कुल काफिर हैं? इधर हलूलिया का कीदा क्या है? वो कहते हैं अल्लाह ताला हर जगह हाजिर नाजर है। हलूलिया किसको कहते हैं? वो मैयत ज़ातिया मानते हैं। हलूलिया किसको कहते हैं? मैं क्या पूछ रहा हूँ? हलूलिया किसको कहते हैं? जो मैं उसके बाद बात भी करता हूँ, आप फिक्र क्यों कर रहे हैं? आपने जो फतवा दिया है आप कम अज कम अपने पाँव पे तो खड़े रहा करो यार, आप अपने पाँव पे तो खड़े रहा करो। जो बात करो उसका दिफा तो कर लिया करो, जो बात करो उसके ऊपर कायम तो रहा करो, आप फिर भाग जाते हो उससे। मौजू से मैं नहीं फरार हुआ, मुहन्नद की तरफ रुख आपने फेरा, हर जगह हाजिर नाजिर के ऊपर कुफर का फतवा आपने लगाया, तो ये मैं सवाल तो कर सकता हूँ ना। तो मैं क्या बता रहा हूँ, आप इसको थोड़ा सा देखो ना, सुन ही नहीं रहा जो मैं कह रहा हूँ। मैंने जो आपको बताया कि भाई आपके शेखुल कुल मौलवी नजीर हुसैन अल्लाह को हर जगह हाजिर नाजर मानते हैं, उसके ऊपर फतवा क्यों नहीं लगाते? एक तरफ मौजू भाई आपने छेड़ा, मैंने मुकम्मल करना है उसको, आप सिर्फ आपने आप सिर्फ आपने जो फतवा दिया आपने जो फतवा दिया आपने जो फतवा दिया कि अल्लाह को जो हर जगह हाजिर नाजर माने, अभी तक ऐसी तकलीद की दलील इसको नहीं पता। तकलीद के दलाइल दलील तक नहीं बता सका मौलिया सर, तकलीद के दलाइल, तकलीद के दलाइल मेरे सामने हैं, आप परेशान ना हो, जो उसने लग रही थी आप परेशान ना हो, आप परेशान ना हो, सारे दलाइल मेरे सामने हैं। तो दे ना, किस दिन के लिए रखे हुए साथ उठाकर घर लेकर जाने? जनाब जनाब आप परेशान क्यों हो रहे हैं, मैं आपसे सिर्फ ये पूछ रहा हूँ, मैं आपसे ये पूछ रहा हूँ, टाइम नहीं है, एक बजे तक हमारी बात होगी। अच्छा आप जो है वो मुझे बताएं जल्दी से तकलीफ की दलील दें। नहीं आपने जो फतवा दिया है उस पे आप कायम क्यों नहीं रह रहे? दलील आपके पास है तो दें। बिल्कुल है अल्हम्दुलिल्लाह, बिल्कुल है। आप मुझे पहले आप मुझे सिर्फ एक बात तो बता दो यार, आपने कहा जब अकीदे पर बात करेंगे तो गुफ्तगू कर लेंगे। नहीं अकीदे पे आपने बात शुरू की है ना, आपके किसने बात शुरू की है, आपने किसने रुख मोड़ा मुहन्नद की तरफ, किसने रुख मोड़ा? अल मुहन्नद मेरे तकलीर का मतलब मैं बयान कर रहा था, सवाल क्या कौन सा, जब से मैंने नहीं, उसमें कौन सी दलील आपने दी है? मुहन्नद का मैंने आठवां नौवां दसवां सवाल पर पढ़ा है। अच्छा आपने कहा तर्जुमा करो अल जैसे को ले राजा रानी पल्ले दा खत्म ना लाइमत अल अरबाद फि जमील उसूल अल फुरू है। अच्छा हम अल्लाह हरत तकदीर से आदे हर वो मुस्तफा बन हम बाजबन व मन तो कल दुनम ने लाइमत फुरू और मौसूला। मैंने ये सवाल पढ़ा है कि जब से मैंने ये सवाल पढ़ा है तो मुझे कोई परेशान होने की जरूरत नहीं है। आप पता अच्छा। नहीं कहां पे काफिरी जा रहे, मैं क्यों से बात कर रहा हूं, आप जब रिकॉर्डिंग सुनेगा तो आपको समझ आएगी। आप अभी जो है वो बोलने का आपको शौक है, मेरे का मतलब नहीं है भाई, देखो आपने कुफर का फतवा लगाया या नहीं लगाया, परेशानी नहीं हुई है? आपने आपने कुफर का फतवा लगाया है या नहीं लगाया? क्या जो अल्लाह को हर जगह हाजिर नाजिर माने उस पर कुफर का फतवा लगाया या नहीं लगाया? आप उस पर आए हुए तकलीद जामिद का यही नुकसान होता है ना, बंदे के एक जगह से बंदा अच्छा ही नहीं है। फतवा आपने दिया या मैंने दिया, आप इतना तो बताओ ना। मैंने कहा मेरे तकलीद का मतलब आपके तो मुहम्मद का आपने पढ़ा, नहीं आपने आपने क्या कहा, जो अल्लाह को हर जगह हाजिर नाजिर माने वो काफिर है या नहीं? तकलीद का मौजू था वो किया, अब मौलविया साहब यहाँ से फिरार जाता है क्योंकि मौलविया साहब के पास जराय नहीं है तकलीद के ऊपर, आप ये यहाँ से फिरार जाता है तो हम आपको भागने नहीं देंगे। सुभानअल्लाह सुभानअल्लाह। अच्छा जी बहरहाल पहली दलील दूं? दें दें। कुरान की दलील दूं मान लोगे? जी जी इंशाल्लाह। सहाबा से उसकी तफसीर नकल करूं मान जाओगे? जी जी आप करें ना, शुरू तो करें अल्लाह के फजल से। हाँ पढ़े जी, بسم اللہ الرحمن الرحیم یا ایوہ الذین قرآن پاک پڑھنے لگے پہلے اعوذ باللہ پڑھ لیں، اعوذ باللہ پڑھ لیتے ہیں بھائی، اعوذ باللہ، آپ کی جزاکم اللہ دی آپ نے اصلاح فرما دی، ٹھیک ہے، اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایوہ الذین آمنوا اطیعوا اللہ و اطیعوا الرسول و اولی الامر منکم، کیا لفظ ہے پھر دوبارہ پڑھے، یا ایوہ الذین آمنوا اطیعوا اللہ و اطیعوا الرسول و اولی الامر منکم، جی وا اولی الامر منکم، بھائی اولی الامر منکم، وا وا اولی الامر منکم، جی اولی الامر منکم پڑھ رہا ہوں بھائی، چلو ٹھیک ہے جی پڑھ لیا آپ نے، ٹھیک ہو گیا جی سمجھ آ گئی، جی جی سمجھ آ گئی آپ کو بات، ہاں اے ایمان والو اللہ کی اور اس کے رسول کی اطاعت کرو اور جو تم میں صاحب امر ہوں، اللہ اور اللہ کے رسول کی اطاعت کرو، اللہ اور اس کے رسول کی اطاعت کرو، یہ اس کا معنی بنتا ہے، سبحان اللہ سبحان اللہ سبحان اللہ، گویا کہ آپ کو قرآن کا ترجمہ بھی نہیں آتا، جی جی جی مجھے آنا آتا ہے، ٹھیک ہے ہاں گویا کہ تمہیں ٹھیک ہے، ترجمہ اس کا یہ ہے کہ اے ایمان والو اللہ کی اس کے رسول کی اور اولی الامر منکم اور جو تم میں سے صاحب امر ہیں ان کی اطاعت کرو، ٹھیک ہے، اب اس کی پہلی تفسیر حضرت جابر بن عبداللہ رضی اللہ تعالی عنہ، ٹھیک ہے، مستدرک جلد ایک صفحہ نمبر 123، اولی الامر منکم قال الفقہ والخیر، ठीक है, यहाँ पर जाबिर इब्न अब्दुल्ला रजी अल्लाह तआला अन्हु फरमाते हैं कि यहाँ पर उलिल अम्र से मुराद उलिल फिक्र वल खैर हैं। अच्छा जी, ठीक है। यहाँ फिर आगे हजरत फरमाते हैं हाजा हदीस सहीह लहू शाहिद व तफसीर सहाबी इंदहुमा मुस्नद व तफसीर सहाबी इंदहुमा मुस्नद। जी जी जी मुस्नद भाई मुस्नद जी एराब तो पढ़ लिया भाई, आपकी तरह नहीं है एराब के ऊपर ना जिद करने वाले हैं ना खड़े होने वाले हैं गलत पढ़ने वाले हैं। बहरहाल ठीक है, आपको जाबिर इब्न अब्दुल्ला रजी अल्लाह तआला अन्हु की तफसीर मैंने पेश कर दी। जाबिर बिन जाबिर इब्न अब्दुल्ला रजी अल्लाह तआला अन्हु यार अब्दुल्ला पढ़े अब्दुल्ला पढ़ी जा रहे हो असल उर्दू किताबों के माहिर हो ना पढ़ते रहते चले आगे। अच्छा, बहरहाल जी एक नंबर तफसीर आपको ये मैंने पेश कर दी। ठीक है जी, अब आप जवाब मेरे सुन लो। ठीक है, बात सुन लो, बात सुन, मेरी दलील तो पूरी करने दो यार। अच्छा ठीक है, फिर आप टाइम पूरा करें जल्दी। ठीक है, दो मिनट। अब्दुल्लाह इब्न अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अन्हु भी यही फरमाते हैं यानी अहलुल फिक्ह वद्दीन। ठीक है ठीक है, फऔजब अल्लाह ताअतहुम हवाला अब्दुल्लाह बिन अब्बास का हवाला चाहिए जी, वो भी है मुस्तदरक, मुस्तदरक पूरी पढ़े सफा नंबर 123 जिल्द नंबर 1। अच्छा जी जी, ठीक है। आगे उलमाए किराम का तफसीर सहाबी के बारे में नजरिया सुन लें। ठीक है, मुस्तदरक में, मारिफत उलूमुल हदीस में, ज़ादुल माद में, तदरीबुर रावी में, ये सारे हजरात क्या फरमाते हैं तफसीर उस सहाबी मुस्नद। ज़ादुल माद का वाला पढ़ो, ज़ादुल माद जनाब सफा 520 जिल्द नंबर 4। लिखने वाले कौन है बड़ा आगे, आप ज़ादुल माद के मुसन्निफ का पता नहीं है आपको? बताएं आप, ना। आप नहीं, आप मुझे इतना बता दें कि ज़ादुल माद के मुसन्निफ का पूछा है मेरा नहीं, नहीं नहीं आप मुझे सिर्फ आप मुझे सिर्फ इतना बता दें कि आपको ज़ादुल माद के मुसन्निफ का पता नहीं है। नहीं, ज़ादुल माद के मुसन्निफ का आपको अगर पता नहीं है करने के लिए आया हूं। भाई मैं क्या कह रहा हूँ, अगर अगर ज़ादुल माद के मुसन्निफ का आपको पता नहीं है। अच्छा मुझे नहीं पता, बता देना। आपको नहीं पता बता दे, तो यहाँ पे मुनाज़रा करने कैसे आ गए? आप मुझे बता दे यार कौन है भाई, मैं आपसे पूछ रहा हूँ अगर आपको पता नहीं है। मैं जरा अलामुल मुकीन भी पढ़ूंगा ना, मैं तुझे पूछ रहा हूँ कि ज़ादुल माद की क्या हैसियत है। अच्छा। आपके पास और मीठा मीठा हाफा फोड़ा फोड़ा ये वाला मामला होगा, ये ज़ादुल माद की और बातों भी मानोगे? अच्छा जी भाई, जो चीज मैं बता रहा हूँ इस वक्त मौजूद है, ज़ादुल माद के मुसन्निफ का नाम है मोहम्मद इब्न अबी बकर इब्न अबू अयूब बिन साद साद, ये है, ये सारे मुसन्निफ का नाम है इनका, मोहम्मद इब्न अबी बकर इब्न अयूब इब्न साद शमसुद्दीन अबी अय्यमुल जौज़िया। शिकर अभी अभी ये अभी ये कौन सा अभी, अभी तो मैंने पढ़ा ही नहीं है भाई, अभी पढ़ा है अभी, इब्न इब्न कय्यमुल जौज़िया पढ़ा है भाई, अभी अभी पढ़ रहे थे, अभी इब्न पढ़ रहे हैं। 751 हिजरी में इनकी वफात है। अल इमाम अल मुहद्दिस शमसुद्दीन अबू अब्दुल्लाह इब्ने कय्यिम अल जौज़िया रहमतुल्लाह अलैह, ये शमसुद्दीन इनका नाम है। वर्दी साहब पढ़ना भी नहीं आता। ओ भाई ये नाम किन का है, शमसुद्दीन उनका नाम है? हां जी शमसुद्दीन उनका नाम है यार, लकब पड़ा है, क्या हो गया आपको? बहरहाल जी ज़ादुल माद से मैंने आपको दलील पेश कर दी। ज़ादुल माद आगे, ठीक है, ज़ादुल माद में आपको मिल गई दलील या नहीं मिल गई? आगे बोले, पढ़ते जाए। अच्छा जी, तफसीर सहाबी मुसनदुन, तस्रीब सहाबी हुज्जतुहु, ठीक है, तफसीर सहाबी मरफूउन, मरफू के दर्जे में है। तफसीर सहाबी हुज्जतुन आगे हुज्जतुहु पढ़ रहे थे आगे, ठीक है, तफसीर सहाबी मरफूउन, तफसीर सहाबी मरफू के दर्जा में है। ये कौन फरमा रहे हैं? मुस्तदरक में, ठीक है, ज़ादुल माद में, ये सारे हजरात फरमा रहे हैं कि तफसीर सहाबी किसके दर्जे में है? मरफू के दर्जे में है। अच्छा जी ठीक हो गया जी। अच्छा आगे नवाब सदीक हसन साहब भी पूछ फरमा रहे हैं रहमतुल्लाह अलैह, जी जी रहमतुल्लाह अलैह, ठीक है, वो फरमाते हैं कि वहाकदा हुक्म अक्वालिहिम फी तफसीरी फइन्नहा अस्वब मिन अक्वाल मन बादिहिम, مم بعدہم مم مم بعدہم ٹھیک ہے کوئی بات نہیں کوئی بات نہیں غلطی ہوگی غلطی ہوگی ٹھیک ہے غلطی کو تسلیم کر لینا بہت بڑی بات ہے ٹھیک ہے آگے جناب آپ کے نواب صدیق حسن صاحب فرماتے ہیں اسی طرح حضرات صحابہ کرام کی تفسیری اقوال کا حکم ہے کہ بعد میں آنے والے حضرات کے اقوال سے بہت زیادہ صحیح ہیں الحمدللہ ٹھیک ہے سمجھ آ گئی اسی طریقے سے تابعین کے اقوال ہیں وہ پھر انشاءاللہ آپ کو بعد میں بتائیں گے ابھی میں آپ کو یہ بتانا چاہ رہا تھا کہ آپ کے علماء کے نزدیک بھی جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کے اقوال سب سے زیادہ صحیح ہیں ٹھیک ہے جی اب ان حضرات کے نزدیک کون ہیں اصحاب فقہ ٹھیک ہے اور ارباب خیر دونوں مراد ہیں اس سے تقلید ثابت ہو گئی اسے جواز تقلید مل گیا آپ کو چلے اب آپ کی بات ختم ہو گئی ہے چلیں آپ کریں شروع رد کریں اس دلیل کا ان الحمد للہ نحمده ونصلی علی رسوله الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ما آتاکم رسول فخذوه وما نہاکم عنہ فانتہوا نبی کریم صلی اللہ علیہ وسلم کو اللہ رب الجلال نے ہر قسم کی شریعت کو منسوخ کرنے کے لیے بھیجا اور اللہ رب الجلال نے فرمایا ما آتاکم رسول فخذوه وما نہاکم عنہ فانتہوا جو نبی علیہ الصلوۃ والسلام دے دیں آپ ان کی بات کو لے لو اور جس سے نبی کریم صلی اللہ علیہ وسلم جس سے بھی منع کر دے مانتا ہوں تو اے نبی علیہ الصلوۃ والسلام کو ماننے والا تم نے اسے باز آ جانا ہے آپ واعتصموا بحبل اللہ جميعا ولا تفرقوا اللہ رب الجلال کے دین کو لازمی پکڑنا ہے اور فرقوں کے اندر نہیں بچنا ہے اب جناب مولانا آصف صاحب کو سب سے پہلے میں انہی کے گھر سے اللہ کے فضل و کرم سے ایک بڑی سخت قسم کی ان کے منہ کے اوپر تماچا مارنے لگا ہوں میں شروع میں انہوں نے قرآن مجید کی آیت پڑھی یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا رسول اے لوگوں اللہ کی اطاعت کرو اور رسول صلی اللہ علیہ وسلم کی اطاعت کرو میں بار بار مولانا سے پوچھتا رہا اس کا ترجمہ کریں کہہ رہے تھے مجھے ترجمہ نہیں آتا اب فیصلہ یہ ہوگا کہ مجھے نہیں آتا یا تقی عثمانی کو نہیں آتا اور تقی عثمانی کی ایک مسلمہ حیثیت ہے جماعت دیوبند کے اندر میں حیثیت کو بیان کر کے اپنا وقت ضائع نہیں کرنا چاہتا میں بار بار کہتا رہا کہ جناب آپ میرا خیال ہے آپ کو آپ کو صحابہ کے آپ خاموش ہو جائے میں بار بار کہتا رہا جناب قرآن مجید کی صحت کا پورا ترجمہ کرے پورا ترجمہ کرے وہ تو میں نے کر دیا یہ میرے ہاتھ کے اندر تقلید کی شرعی حیثیت تقی عثمانی کی کتاب ہے مکتبہ دار العلوم کراچی نے چھاپی ہے اس کے اندر انہوں نے پہلی آیت دی دی ہے یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم اے ایمان والو اللہ کی اطاعت کرو اور رسول صلی اللہ علیہ وسلم کی اطاعت کرو اور بھی آسف کرتا رہتا ہے اللہ اور اس کے رسول کی اطاعت کرو جس نے مدرسہ پڑھا تو اس کو نہیں ہوتا ہے پھر میرا مولانا آصف صاحب سے مطالبہ ہوگا کہ یہ قرآن پاک کی پوری آیت پڑھیں یہی آیت جو ہے سورہ نساء کی آیت نمبر 59 ہے یہ انہوں نے پوری پڑھنی ہے انشاءاللہ پھر ہوگا اب بات ہی تقلید کی حد تو یہ تھا کہ انہوں نے تقلید کی تعریف کر دی تقلید کی لغوی تعریف بھی ہوتی تقلید کی اصطلاحی تعریف بھی ہوتی اب آپ کہیں گے فلاں نے کہا تقلید کرو فلاں نے کہا تقلید کرو اب میں تو انشاءاللہ اللہ کے فضل و کرم سے اس مسئلے پر نہیں جاؤں گا کیونکہ میرے ہاتھ کے اندر آپ کے اب ہم وہ کتاب پیش کریں گے جن شاء جس پر اختلاف شرم اللہ علی قاری علافی کے اکبر ہے اچھا اب اس کا سفر نمبر 143 ہے مرکز سجا پاسا بھی پیرا نمبر 2 پہلی دوئی نے تیجی لائن ہے اس کے اندر لکھا ہوا ہے اب مقلد کے ایمان کی بات یہ کہتے ہیں تقلید کرو تقلید ثابت ہوتی ہے تقلید کے بارے میں ان کے اپنے علماء کیا کہتے ہیں وَمِنْهَا إِنَّ إِمَانَ الْمُقَلِّدِ الَّذِي إِرَاب پورا پورا سن لیں ان شاء اللہ میں چوری نہیں کروں گا صحیح کر کے پڑھوں گا جس طرح آج قرآن سنا ہے اسی طریقے سے آج آپ کو اعراب بھی سناؤں گا ان ایمان المقلد الذی لا دلیل معه صحیح کہ وہ مقلد جو بغیر کسی دلیل کے تقلید کرتا ہے ان کے امام کہتے ہیں اس کا ایمان صحیح ہے قال ابو حنیفہ و سفیان ثوری رحمہ اللہ و مالک و نوزائی و شافی و احمد رحمہ اللہ غیر ابی حنیفہ تھا وامت الفقائے عام فقہ جتنے بھی ہیں ان کا بھی یہی موقف ہے واہر الحدیث رحمہ اللہ تعالیٰ پہلے جس کا یہی موقف ہے اب امام ابن ربیعہ کہتے ہیں سخا ایمان ہو اس کا ایمان تو ٹھیک ہے ولیکن واسم بترک الاستدلال کیونکہ اسے استدلال کرنا چھوڑ دیا ہے دین اسلام کو سیکھنا اس نے چھوڑ دیا ہے صرف تقلید کے اوپر بڑھ گیا تو ولیکن واسم یہ اپنا گار ہے گویا تقلید کرنا ये क्या है, गुनाहगार है, ये गुनाह की इलामत है। इनके अपने मुल्ला निकारी ने कहा है, अब फतवा इन्होंने लिखा है कि जो तकलीफ को जायज कहते हैं उनकी क्या हैसियत है, मुकल्लद जितने भी ये गुनाहगार है, अगर ये भी मुकल्लद है तो ये भी गुनाहगार है। अब मुकल्लद का वजीफा क्या होता है, अमल मुकल्लद तो मुस्तनद कौल मुज्तहिदी लाज़िमुहु वला ज़न्नुहु, एक तरफ मुसल्लम सबूत के अंदर तकलीफ सिखाई जाए, दूसरी तरफ उसी को गुनाहगार कहा जाए, लोगों तुम्हारे साथ जुल्म है या नहीं है, आओ हम तुम्हें इंशाल्लाह सिरात मुस्तकीम दिखाएंगे। अब मेरे हाथ के अंदर इसी तरीके के साथ तकलीफ की शरी हैसियत मौजूद है, ये लिखने वाले कोई और नहीं है, ये लिखने वाले तकी उस्मानी हैं, और तकी उस्मानी साहब जो है ना वो अल्लाह के फजल करम से इन्होंने पूरी तकलीद शख्सी के ऊपर किताब लिख दी है। मैं हैरान हूँ ऐसी किताब ऐसा मौकफ जिस इमाम की आप तकलीद करें, जिस चीज को वो गुनाह कहे उस गुनाह को आप शरी हैसियत देने लग जाए, मैं फिर क्यों ना कहूँ तुम्हारा क्या तफक है कुरान और हदीस के साथ। अब रहा मसला इन्होंने आगे इमाम इब्न कय्यिम रहमहुल्लाह का नाम लिया था, मैं बार बार ये बात कह रहा था, मुल्ला अली कारी की किताब का नाम जरा दोहरा दीजिएगा, मुल्ला अली कारी रहमतुल्लाह की किताब का नाम और हवाला जरा बताइएगा मुझे। अकबर के ऊपर जो शरह लिखी है। अच्छा, क्या नाम है उसका बता सकते हैं जी? क्या नाम है उसका बताएं जरा, अभी पता चले की शरह लिखी है। शरा क्या शरह लिखी है, क्या नाम है उसका? उसका नाम क्या है, उस किताब का नाम क्या है पूरा? अकबर की शरह उसने लिखी है। क्या नाम क्या है उसका, क्या नाम रखा है उसने? शरहुल फिक्हिल अकबरे। अच्छा, क्या उसमें लिखा है? सुने हुए थे आप? मैं सुन रहा हूँ, आप जरा दोबारा पढ़ें, दोबारा पढ़ें। सहा इमान हूँ वाला किन्नु आदम बितरकिल इस्तिदलाल। बितरकिल? इस्तिदलाल। अच्छा, जी। किसका? कल्ले किस तरह का? गार इस्तिदलाल ना करके। अच्छा। जी। तरके इस्तिदलाल की वजह से वो क्या है? आसन। अच्छा। क्या मना है आपका? बहरहाल मैं आपको बता रहा हूँ, आपकी ख्यानत इंशाल्लाह सामने आएगी, अभी तक मेरे सामने वो इबारत नहीं है। मेरे अगर आप मुझे उस किताब का स्कैन, अगर मुझे आप उस किताब का स्कैन मुझे दे सकते हैं तो इंशाल्लाह अभी आपको इमाम मुल्ला अली कारी रहमहुल्ला खुद हनफी थे, मुकल्लिद थे, अगर तकलीद जो है वो गुनाह था तो वो मुकल्लिद ना होते। गोया के साबित ये हुआ, गोया के साबित ये हुआ कि आप उनकी इबारत को नकल करने में खयानत कर रहे हैं। अच्छा, और इंशाल्लाह इंशाल्लाह इस आपकी खयानत कल सुबह सामने आ जाएगी। बहरहाल आप आगे चलें। अच्छा, अवला अन युकल्लद मिन उमर इब्न अल-खत्ताब व अली इब्न अबी तालिब अब इब्न मसूद अव इब्न अब्बास व आयशा अमिन मुमिनीन रजी अल्लाह अन्हुम अजमईन फलो सागत तक़लीलो लकान कुल्लु वाहिद मिन हाउला यहक्कु बि अन युतबा मिन गैरी हुज्जतुल्लाह अल-बालिगा जिले नंबर 1 है 755 है लाहौर से दवा लाहौर का ये छपी हुई है। क्या लिखा है उसमें जी? क्या लिखा है उसमें, क्या लिखा है भाई, तर्जमा भी तो करो। तजी जाला रजुलन मिन हाउला यकुन गैरिहि मौला युकल्लद मिन उमर अम युकल्लद मिन उमर इब्न अल-खत्ताब अव अली इब्न अबी तालिब अव इब्न मसूद अव इब्न अब्बास अव आयशा अव मिन मुमिनीन रज़ियल्लाहु अन्हुम अजमईन फलो सागत तक़लीद अगर तक़लीद की गुंजाइश होती, अगर तक़लीद जायज होती, लकान कुल्लु वाहिद मिन हाउला सैयदना उमर बिन अबी खत्ताब सैयदना अली बिन अबी तालिब सैयदना अब्दुल्लाह बिन मसूद सैयदना अब्दुल्लाह बिन अब्बास सैयदना आयशा रज़ियल्लाहु अन्हुम अजमईन अहक्कु बि अन युतबा मिन गैरिहिम तो हक तो ये होता कि अबू हनीफा जैसे गुमराह की तकलीफ ना की जाए, मोमिनों की माँ मियां आयशा की बात को माना जाए। अच्छा अच्छा अच्छा, आगे जी, आगे कोई हवाला जी, आगे कोई और हवाला? बस अब आप इसी बार गुफ्तगू करें, मैं नहीं चाहता कि आपको मैं जनाब मेरी जो दलील थी उसका जवाब आपने नहीं दिया, ठीक है। मैंने सहाबा कराम रजी अल्लाह ताला अन्हुम से कुरान की आयत की तफसीर आयत पूरी पढ़े जी, मैं वो आयत पूरी पढ़ देता हूँ, आयत मैं पूरी पढ़ देता हूँ, मेरी पहले बात सुन लें। मैंने सहाबा कराम रजी अल्लाह ताला अन्हुम से एक आयत पेश की कुरान की, ठीक है, और उस कुरान की आयत का तर्जमा कर दिया, उसकी तफसीर मैंने खुद सहाबा कराम रज़ी अल्लाह ताला अन्हुम जाबिर इब्न अब्दुल्लाह रज़ी अल्लाह ताला अन्हु اور عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے میں نے دونوں سے تفسیر نقل کی، دونوں حضرات اس سے اہل الفقہ مراد لے رہے ہیں۔ پھر میں نے مستدرک زاد المعاد اور نواب صدیق حسن خان صاحب سے میں نے اس چیز کو ثابت کیا کہ تفسیر صحابی مرفوع کے درجے میں ہے، اور سب سے زیادہ ٹھیک چیز وہ جو تفسیر ہے وہ صحابہ کی تفسیر ہوتی ہے۔ ٹھیک ہے جی، باقی جو آپ نے شاہ ولی اللہ رحمہ اللہ کی عبارت، تقلید کی تعریف تو کریں پہلے۔ تقلید کیا ہوتی ہے؟ کوئی کھانے کی چیز ہے، کوئی پینے کی چیز ہے، کیا ہے تقلید؟ تعریف تو کریں جناب۔ ابھی تعریف کی طرف چلتے ہیں، تعریف بھی آپ کو کر دیں گے۔ تعریف آپ کو بھائی تعریف مل لے گی، آپ اتنی پریشان نہ ہوں۔ تعریف انشاءاللہ آپ کو مل لے گی، آپ بہت زیادہ پریشان ہو رہے ہیں، ابھی آپ گمراہ، ابھی تھوڑا سا صبر کریں۔ میں نے جو دلیل پیش کی ہے، میں نے جو دلیل پیش کی ہے، دیکھو آپ نے دلیل کا، آپ نے دلیل کا مطالبہ کیا، میں نے دلیل دے دی۔ آپ نے دلیل کا مطالبہ کیا، میں نے دلیل دے دی۔ میں نے جو دلیل کا مطالبہ کیا، میں نے وہ دلیل دے دی آپ کو۔ الوجیز آپ کو آتی نہیں ہے، یہی تو مسئلہ ہے نا۔ یہ اگر آپ کو الوجیز آتی ہوتی نا تو ایسی باتیں نہ کرتے۔ ٹھیک ہے، بہرحال عبد الکریم الزیدان نے لکھی ہوئی ہے بھائی، میں نے وہ خود پڑھی ہے، میرے نصاب کے اندر وہ کتاب تھی۔ ٹھیک ہے، میں نے خوب اچھے طریقے سے پڑھا ہوا اس کو۔ باقی بہرحال اب آپ جو ہے نا وہ اس کو آپ تھوڑا سا، میں نے جو تفسیر دلیل پیش کی ہے، اس دلیل کا جواب موصوف مولوی صدیر احمد ہزاروی صاحب نے نہیں دیا۔ آیت تو جناب پوری پڑھ دیں گے، آیت پڑھنا کون سا مشکل ہے۔ ٹھیک ہے، آیت سنو جی۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وما ارسلنا قبلک الا رجالا نوحی الیہم فاسألوا اہل الذکر ان کنتم لا تعلمون۔ اللہ والی پڑھے، اتی اللہ والی پہلی کھائے نہیں۔ کون سی پہلی؟ جو آیت آپ نے پڑھی تھی جس کی تفسیر بیان کر رہے تھے، وہ آیت پوری پڑھے۔ وہ بھی پڑھ دیتا ہوں۔ پہلے دوسری ہے تو پہلے ایک دلیل دوسری لے لو، اس کے بعد پھر آیت بھی پڑھ دیتا ہوں۔ نہیں نہیں نہیں، پہلے جو مطالبہ ہے، جو مطالبہ ہے وہ پیش کیا جائے گا تو آگے چلیں گے نا۔ اچھا، اگر وہ پڑھ دوں تو پھر آپ کو اجر ملے گا انشاءاللہ۔ اجر تو اجر تو اجر تو اجر تو اجر تو جناب ضرور ملے گا۔ ٹھیک ہے، اس میں اگر آپ اگر آپ اور پیسے اگر آپ چاہتے تو میں آپ کو ری لوڈ کرا دوں گا کل۔ اللہ تعالیٰ آپ کے پیسے سے حفاظت فرمائے۔ ٹھیک ہے، بہرحال آیت سناؤں آپ کو پوری؟ ہاں وہ آیت پوری پڑھیں نا۔ سنیں جی، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم فان تنازعتم فی شیء فردوه الی اللہ والرسول ان کنتم تؤمنون باللہ والیوم الاخر ذلک خیر واحسن تاویلا۔ ٹھیک ہے جی، سن لیا آپ نے آیت؟ سن لی ہے؟ اچھا جی، بہرحال اب میں نے آیت پوری پڑھ دی ہے، اس کے اندر اب آپ نے میری دلیل کا جواب دینا ہے۔ باقی شاہ ولی اللہ رحمہ اللہ سے جو نقل کیا ہے وہ ان کی کتابیں آپ نے پڑھی نہیں ہیں۔ شاہ ولی اللہ رحمہ اللہ نے لکھا ہے کہ یہ تقلید کرنا واجب ہے، اور ائمہ اربع میں سے ان کی تقلید کو چھوڑنا، تقلید چھوڑنا ایک بہت بڑا مفسدہ ہے اس کے اندر، اور ائمہ اربع کی تقلید کو چھوڑنے کو شاہ ولی اللہ رحمہ اللہ نے سواد اعظم سے نکل جانے کہا ہے۔ جناب دلیل آپ کو دے دیتا ہوں، آپ تھوڑا سا اس سلسلے میں پریشان نہ ہوا کریں یار، بہت جلدی پریشان ہو جاتے ہیں آپ۔ ٹھیک ہے جی، بہرحال آپ نے میری جو دلیل تھی اس کا جواب شاہ ولی اللہ والا پڑھیں جلدی سے۔ سنو جی، اعلم ان الناس فی الاخذ، کتاب پڑھو، اعلم کتاب بھی آپ کو پڑھ دیتا ہوں یار، کتاب بھی پڑھ دیتا ہوں، میرے سامنے کتاب بھی ہے انشاءاللہ۔ اب آپ جو ہے وہ تھوڑا سا اس سلسلے میں پریشان نہ ہو، آپ بہت جلدی پریشان ہو جاتے ہیں۔ دلیل آپ کو مل جاتی ہے، बहरहाल मैं आपको आपकी दलील नहीं दे सकता, ठीक है आप आगे। नहीं नहीं दलील क्यों नहीं दे सकता भाई, मेरे सामने इस वक्त शाह वलीउल्लाह रहमतुल्लाह की किताब इक़्दुल जिद फी अहकामिल इज्तिहाद व तक़लीद में लिखी हुई जो किताब है वो मेरे सामने मौजूद है। ये किताब का दोबारा नाम पढ़े। इक़्दुल जिद। इक़्दुल जिद सही करके देख लो। कोई बात नहीं, गलती है तो आप ठीक कर दें किताब का नाम पढ़ने में। अगर अगर गलती है तो भाई आप ठीक कर दें, इसमें ऐसी किताब का नाम पढ़ने में फतह शिकस्त का कोई मसला नहीं है। ठीक है, आपको अगर मेरी को किताब का नाम पढ़ने में गलती है तो आप इस्लाह कर दें। कोई बात नहीं, कोई बात नहीं, ठीक है, ये उनकी किताब का नाम है जी। ये है अलमतबातु सलफिया काहिरा से। कहाँ से? काहिरा। अलमतबातु सलफिया। ये सलफिया जी, काहिरा, काहिरा से ये छपी है। सलफिया, सलफिया, चलो पढ़ो। आप मुझे बताएं इसका सफा कौन सी है? सफे का तो चूहे मेरे पास और आपके पास अलग अलग एडिशन है, आप मुझे बताइए किस बहस के अंदर है, बहस का नाम मुझे बताएं। बाबू ताकीद अख्ज़ बिहाज़िही मज़ाहिब अरबाअत तशदीद तशदीद फी तर्किहा। ठीक है, क्या लिखा है उसमें? इअलम अन्न फिल अख्ज़ बिहाज़िही मज़ाहिब अरबाअत मसलिहतुन अज़ीमतुन व फिल इराज़ अन्हा कुल्लिहा मफ़सद मफ़सदतुन कबीरतुन। समझ आ गई? और इसी जी आइमा अरबा के मजाहिब को लेना इसमें बहुत बड़ी मसलियत है और इनमें से हर एक को छोड़ देना बहुत बड़ा फसाद है इसके अंदर। अच्छा। ठीक है जी, दो वजूहात बयान कर रहे हैं कि अहदु अहदुहा अन्नल उम्मता इज्तमात अला अन यातमिदु अला सल्फ फी मारिफत शरीयत फत्ताबिउन इअतमदु फी ज़ालिका अला सहाबाति وَتَبْعُ التَّابِعِينَ اِعْتَمَدُوا عَلَى التَّابِعِينَ وَهَكَذَا فِي كُلِّ طَبَقَةٍ اِعْتَمَدَ الْعُلَمَاءُ عَلَى مَنْ قَبْلَهُمْ। ٹھیک ہے جی، وَالْعَقْلُ يَدُلُّ عَلَى حُسْنِ ذَلِكَ لِأَنَّ الشَّرِيعَةَ لَا تُعْرَفُ إِلَّا بِالنَّقْلِ وَالْإِسْتِنْبَاطِ۔ سمجھ آ گئی بھائی جان؟ کہ تابعین نے صحابہ کی، تبع تابعین نے تابعین کی، اسی طریقے سے سب آئندہ کے جتنے طبقے تھے انہوں نے اپنے علماء کے اوپر اعتماد کیا، اور عقل بھی اس کی تحسین کرتی ہے کیونکہ شریعت اس کی پہچان نقل اور استنباط دو چیزوں سے ہو سکتی ہے۔ اسی باب کے آخر میں شاہ ولی اللہ رحمہ اللہ فرماتے ہیں، کیا فرماتے ہیں؟ شاہ ولی اللہ رحمہ اللہ فرماتے ہیں کہ ثانیہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم اتبعوا السواد العظم۔ ٹھیک ہے، ولمن درست المذاہب الحقۃ الا هذه الاربعۃ کان اتباع اتباعا للسواد العظم والخروج عنها خروجا عن السواد العظم۔ شاہ ولی اللہ رحمہ اللہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ سواد اعظم کی اتباع کرو، اور جب مذاہب حقہ سن لو، مذاہب حقہ ان چاروں مذاہب کے اندر بند ہو گئے تو ان کی اتباع سواد اعظم کی اتباع ہے، اور اس سے نکل جانا سواد اعظم سے خروج ہے۔ یہ شاہ ولی اللہ رحمہ اللہ، آپ نے جو شاہ ولی اللہ رحمہ اللہ سے تقلید کے تقلید حرام والا بھی باپ پڑھے نا۔ کون سی حرام ہے بھائی؟ تقلید حرام کون سی؟ حرام والا باپ ہی آگے پڑھے نا، یہ تو تقلید واجب ہے۔ آپ پڑھو نا، میں نے آپ کو آئمہ اربا کی تقلید، میں نے آئمہ اربا کی تقلید ثابت کر دی شاہ ولی اللہ رحمہ اللہ سے۔ میں کہتا ہوں مولوی حضرت تیری بات کو مانتا، وہ تو تمہارا موقف لکھ رہے ہیں۔ کیا کیا کہتے ہیں؟ پاس ہے یہ عبدل جیت جیت جو کر رہے تھے، اب آگے تقلید حرام والا بھی پڑھو، اس میں شاہ ولی اللہ کیا کہتے ہیں، جلدی سے پڑھو جواب۔ بھائی میں نے آپ کو تقلید ثابت کر دی، وہ تو آپ نے دینا نا، وہ تو آپ کے ذمہ ہے دلیل۔ وہ تو آپ کے ذمہ دلیل ہے نا، میں نے تمہارے دعوے کو، جو تم نے دلیل دی تھی اس کا رخ موڑ دیا۔ جو تم نے دلیل دی تھی اس کا رخ میں نے موڑ دیا الحمدللہ۔ ٹھیک ہے، امام شاہ ولی اللہ رحمہ اللہ اس کے اندر مصلحت عظیمہ اور چھوڑنے میں مفسدہ فساد کہتے ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کے فرمان کے مطابق سواد اعظم مذاہب اربعہ حقہ کے اندر بند ہو چکے ہیں، مذاہب اربعہ کو چھوڑنا, مذاہب اربعہ کو چھوڑنا سواد اعظم کو چھوڑنا ہے. اب یہ شاہ ولی اللہ کہہ رہے ہیں, اب آپ خود اعتماد آگے دیکھ لیں اس کو. تو بھائی جان کون سی تقلید حرام ہے؟ اب آپ نے یہ دلیل تو آپ نے دینی ہے. میں نے تقلید کے آپ کے جواب دعویٰ کا کوئی تائید نہیں ہے, اس کے اندر تقلید کے ناجائز ہونے کی کوئی میری بھی نہیں کرنی, کسی کی بھی نہیں کرنی. اس کے اندر تقلید کے ناجائز ہونے کی کون سی دلیل ہے؟ تقلید کے ناجائز ہونے کی کون سی دلیل ہے؟ نہیں کرنی ہے علم وہاں سے تو ناجائز ہو گئی. یہ کس پیرائے میں کہہ رہے ہیں؟ اس پیرائے کو پڑھو پورا. کس نے؟ میں نے تو قرآن سے پیش کی ہے, تم نے اس کے جواب نہیں دیا. میں نے قرآن سے دلیل پیش کی ہے, میں نے قرآن سے دلیل پیش کی ہے. بعض ایسے ہوتے ہیں جو نصوص شریعہ میں بھی تقلید کرتے ہیں, وَحَاذَا هُوَ حَرَامٌ. اچھا, یہ تقلید حرام ہے. اسی بارے میں کہا تھا وَلَاكِنُ عَاسِن. اچھا, اللہ کہتے ہیں حرام ہے, گناہکاری کہتا ہے گناہگار ہے. اب کیا کیا شاہ ولی اللہ رحمہ اللہ نے کس چیز کو حرام کہا؟ تقلید کو. کیا شاہ ولی اللہ رحمہ اللہ نے کس چیز کو حرام کہا؟ تقلید اور اجتہاد کے اوپر لکھی ہوئی کتاب سے آپ کو ثابت کر دیا ہے کہ شاہ ولی اللہ رحمہ اللہ فرماتے ہیں کہ مذاہب اربا کو چھوڑنا فساد ہے. مذاہب اربا حقا, انہوں نے مذاہب اربا کو حق کہا ہے. اچھا, اور ان کی اتباع کو سواد اعظم کی اتباع کہا ہے. تو بھائی آگے آپ پڑھ لو نا, آگے پڑھ لو نا. اچھا چلے ٹھیک ہے, انہوں نے اتباع کا کہا ہے, تقلید کا تو نہیں کہا. چلا آگے چلے, میں بتاتا ہوں آپ کو. اچھا اچھا, باقی بہرحال میں نے آپ کو دلیل دے دی قرآن سے بھی. جو آپ نے دلیل پیش کی اس کا جواب میں نے دے دیا کہ شاہ ولی اللہ رحمہ اللہ کس جگہ پہ دلیل کو کیا کہہ رہے ہیں, تقلید کو کیا کہہ رہے ہیں. تقلید کو انہوں نے کہا کہ اس کو تقلید کرنا اس کے اندر بہت بڑی مصلحت ہے, اس کو چھوڑنا فساد ہے, جیسا کہ غیر مقلدین اس وقت فساد مچا رہے ہیں, ٹھیک ہے, اور اس کو چھوڑنا سواد اعظم سے نکل جانا ہے. اچھا جی, جیسے کہ غیر مقلدین سواد اعظم سے نکل چکے ہیں. باقی قرآن سے میں نے دلیل پیش کی, لیکن ابھی تک غیر مقلدین کی طرف سے اس کا جواب نہیں آیا. ہم قرآن کا جواب دینے کے قائل نہیں ہیں. قرآن سے میں نے صحابہ کی تفسیر پیش کی ہے. اچھا, اول الامر سے مراد کون ہیں؟ اصحاب الفقہ ہیں, اہل الفقہ ہیں. تو صحابہ سے میں نے تقلید ثابت کر دی کہ جب اللہ جل شانہ اول الامر کی اطاعت کا حکم دے رہے ہیں تو یہی تقلید ہے. یہاں پہ کسی دلیل کے مطالبے کی کوئی بات نہیں, اللہ تعالیٰ نے کی کہ ان سے دلیل مانگو. اچھا بس بس, یہ قرآن کی آیت ہے. جہاں تک ملا علی قاری رحمہ اللہ کی عبارت پڑھی تو جناب میں آپ کی اطلاع کے لیے عرض کر دیتا ہوں کہ ملا علی قاری رحمہ اللہ حنفی ہیں, خود مقلد ہیں امام ابو حنیفہ رحمہ اللہ کے, فقہ حنفی کے مقلد ہیں وہ. لہذا اگر ان کی عبارت کا وہ مطلب ہوتا جو تم نے تراشا ہے یا تم نے جو گھڑا ہے, ابھی میرے سامنے وہ عبارت نہیں ہے, میرے سامنے وہ کتاب نہیں ہے, آپ مجھ سے دور بیٹھے ہو, ورنہ تم سے لے کر کتاب, پتہ نہیں آپ نے بھی کتاب پڑھی ہے یا کوئی صفحہ پکڑا ہوا ہے. اللہ کی قسم میرے پاس کتاب ہے. بہرحال اگر میرے سامنے وہ کتاب ہوتی, اگر آپ مجھے اس کتاب کا سکین پورا دے سکتے ہیں تو جناب عنایت فرما دیں, ٹھیک ہے. جہاں تک ملا علی قاری رحمہ اللہ مقلد ہیں امام ابو حنیفہ رحمہ اللہ کے, اور پکے مقلد ہیں, ٹھیک ہے. مرقات پڑھو جا کے, مرقات کے اندر امام ابو حنیفہ رحمہ اللہ کے مسئلے کو انہوں نے ثابت کیا ہوا ہے, ٹھیک ہے. تو وہ خود مقلد ہیں, جب وہ خود مقلد ہیں تو وہ تقلید کا رد کیسے کر سکتے ہیں؟ میں نے آپ کے, تم نے دو دلیلیں میرے پیش کی, قرآن تم قرآن کو نہیں مانا. कुरान का इनकार कर दिया। अच्छा ये आपको अभी वो पोस्ट अभी आ रही है वाला मुलाधिकारी वाला, ठीक है ठीक है, मैं इसको इसको मैं जनाब देख लूंगा, देख लूंगा इसको। बाकी बाकी आप जनाब जो मैंने कुरान से मैंने जो कुरान से दलील पेश की है उसका जवाब नहीं दिया आपने। इंशाल्लाह इन अलहम्दुलिल्लाह वकफा वसलाम अला इबादिल लजीन सफा अलहम्दुलिल्लाह लजी कसाहल हदीस इदाशत रिताजीम मारा जिक्रहुम वराफा शान फी कुल अक्लीन वसलात वसलाम अला इमाम अहले हदीस अला सय्यद अल अबरार मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अला आलिहि वसहाबी अथार। अल्लाह के फजल करम से मौलवी आसिफ साहब को मेरी कोई बात बुरी नहीं लगी है, सिर्फ इल्ला ये कि उनको एक शावरिल्ला वाली बात थी जिसका उन्होंने जवाब दिया, इंशाल्लाह उसका भी मैं जवाब देने का इंशाल्लाह पाबंद हूँ, वो भी मैं दूंगा। और तकलीफ के बारे में उनका क्या मौकफ था इंशाल्लाह मैं वो भी बयान करूंगा। अब आगे मैंने जो कुरान मजीद की आयात पढ़ी थी इंशाल्लाह के फजल करम से किसी एक का भी वो जवाब दे नहीं सकते हैं। अगली बात ये थी कि इनको मैंने कहा कुरान पाक की आयत पढ़े, इन्होंने एक आयत पढ़ी, मैं इंशाल्लाह उस आयत का नहीं आयतों के साथ इस कुरान मजीद की आगे वजाहत करता हूँ। आप सहाबा की सहाबा की वजाहत के बाद आपकी वजाहत की जरूरत नहीं है। शुरू नहीं किया, अब अकीदे की तरफ जा रहे हैं। अच्छा ये तसव्वुफ के अंदर भी ये कायल है, दरअसल मैं वो लंबी बात नहीं पढ़ता। भाई साहब की लला जब उनसे कहा जाता है तालो इधर आ जाओ इला मानजल्लाह जो अल्लाह ने उतारा वही अल्लाह रसूल है और नबी की बात को मानो, बस कुरान और हदीस को मानो। रईतल मुनाफिकिन आप मुनाफिकों को देखेंगे ये सुतून उनका सुदूदा अल्लाह के कुरान से पैगंबर के फरमान से रोकते हैं रोकना। ये फैसला अभी होगा पैगंबर का रास्ता छोड़कर अभी रास्ते पर कौन चलाने का हुक्म देता है आपके। वकैफ इजा असाबत मुसीबत बिमा कद्दमत अयदीहिम सुम्मा जाऊ यखलिफूना, क्या हो गया इजा असाबत मुसीबत जब इनको मुसीबत पहुंचेगी ना जिनके हाथों में यखलिफूना कसम उठाएंगे बिल्लाह इन अरदना इल्ला इहसान व तौफीका उलाइक अल्लजीन यअलमुल्लाह मा फी कुलूबिहिम, अल्लाह इनके दिलों में जो कुछ इसको जानते हैं फआरिज अनहुम वसलफियो इनसे दूर रहना वाइज़ इनको नसीहत करते रहना वकुल्लहुम फी अनफुसिहिम कौलम बलीगा, कभी कभार इनको तौहीद की दावत दे देना सुन्नत की दावत दे देना इंशाल्लाह इन पर असर करेगी। वमा अरसलना मिन रसूलिन इल्ला लियुता बिइज़्निल्लाह, नबी को इताअत के लिए भेजा गया। वलाउ अन्नहुम ज़लमू अनफुसहुम जाऊका फस्तग़फिरुल्लाह वस्तग़फिर लहुम रसूल लवजदुल्लाह तव्वाबर रहीमा फला वरब्बिका پیغمبر تیرے رب کی قسم لا یؤمنون اس وقت تک مومن نہیں ہو سکتے حتی یحکموا فیما شجر بینہم ثم لا یجدوا فی انفسہم حرج مما قضیت وسلموا تسلیما, جب تک محمد رسول اللہ کو درمیان میں قاضی نہیں بنائیں گے تاغوت سے فیصلے کروائیں گے مومن نہیں بن سکتے ہیں. یہ قرآن مجید کی آیات ہی جو سورہ نساء کی, اسی طریقے سے میں آگے ہوں گا سورہ نحل کی جو ماشاء اللہ انہوں نے آیت پڑھی ہے, وما ارسلنا من قبلک, ہم نے آپ سے پہلے کوئی بھی ایسا نبی نہیں بھیجا, نوح الیہم, ہم ان کی طرف نبیوں کی طرف رسولوں کی طرف ہم نہیں کیا کرتے تھے, بس الو تم سوال کرو اہل ذکر اہل نصیحت کو ان کن تم لا تعلمون, اگر تمہیں کسی چیز کا علم نہیں ہے. سوال کرنے کا کہا گیا ہے, تقلید کرنے کا نہیں کہا گیا ہے, تقلید کو آپ نے جائز قرار دیا ہے, مولانا اس کے جواز کی دلیل آپ دو گے. اسی طریقے کے ساتھ یہ میرے ہاتھ کے اندر شرح عین العلم وزین الحلم جلد نمبر 1 صفحہ نمبر 446 ہے. اب اس کے اندر کہتے ہیں مولانا قاری حنفی 114 میں یہ دنیا سے گئے تھے, کہتے ہیں من المعلوم ان اللہ سبحانہ ما کلف احدا ان یکون حنفیا, اللہ نے کسی کو بھی مکلف نہیں بنایا وہ کیا ہو, حنفی ہو یا مالکی ہو یا شافی ہو یا حنبلی ہو, بل کلفہم ان یعملوا بالکتاب والسنہ, جو اللہ کا قرآن میں پڑھ رہا تھا اللہ نے تو اس چیز کا مکلف بنایا قرآن و سنت کو جانے, ان کانوا علماء, اگرچہ ان کے علماء موجود ہوں, وان یقلدوا العلماء اذا کانوا جہلاء, جب جاہل ہو جائیں گے جاہلی علماء کی تقلید کریں گے, کبھی بھی دین سے قرآن و سنت سے تعلق رکھنے والے اس کی نہیں کر سکتے. یہ مودی صاحب دوبارہ سن لینا, شرح عین العلم وزین الحلم جلد 1 صفحہ 446 ہے, مولانا قاری نے انصاف کر دیا ہے, اب بڑا شاہ ولی اللہ کا جو ہے نا وہ رونا پیر دے دے, انہوں نے تقریر کو جائز کرا دیا. وقالا لم یزل الناس یسالون من اتفق من العلماء من غیر تقیید لمذہب ولا انکار لاحد من السائلین الا ان زارت هذه المذاہب ومتعصبوها من المقلدین اپنے استدلال میں کوئی مطلب اپنے, یہ تو آپ اپنا سارا اپنا ہی زور لگاتے جا رہے ہو, اس سے کچھ ثابت بھی کرو, کو اسلاف کے کو حوالے بھی دو, اس تفسیر سے کو ثابت بھی کرو. بالکل نبی نہیں تھے, کس نے کہا نبی تھے, وہ تم سب کچھ پڑھو لیکن تمہیں پڑھنا آتا ہے لیکن تمہیں سمجھنا نہیں آتا, یہی تو پرابلم ہے نا. اب تم نے قرآن آگے رکھ لیا اور بغیر کسی بریک کے پڑھتے جا رہے ہو, تم نے جتنی قرآن کی آیتیں پڑھی ہیں, اس میں کوئی صحابہ نے تقلید کا رد نکالا ہو, کوئی تابعین نے, تب وہ تابعین نے وہ حوالے دو بھائی, اس سے تقلید کا رد جو ہے وہ آئمہ اربعہ کی تقلید کے رد کے اوپر ذرا مجھے تو بات تو بتاؤ, کس نے استدلال کیا ہے, میں تمہاری تو بات مانوں گا ہی نہیں, تم جتنی مرضی آیتیں پڑھ دو, اللہ اکبر, جتنی آیتیں پڑھ لو تم نے نہیں ماننا بھائی, اقوال پیش کرو, کسی نے جو تم استدلال کر رہے ہو اس استدلال کو ثابت کرو کسی سے, جو استدلال کر رہے ہو اس استدلال کو ثابت تو کرو کہیں سے. قاری کون ہے؟ ملا علی قاری رحمہ اللہ نے فرمایا ہے کہ اللہ نے کسی کو مکلف نہیں بنایا, تو کون کہتا ہے کہ بھائی تم سارے ابو حنیفہ کے مکلف ہو, کس نے کہا کہ بھائی سارے لوگ جو ہیں وہ ابو حنیفہ رحمہ اللہ کی تقلید کے مکلف ہیں باقی سب کی ناجائز ہیں, یہ تو کسی نے بھی نہیں کہا بھائی, یہ تو فاسألوا اہل الذکر ان کنتم لا تعلمون, اگر تم جانتے نہیں ہو تو اہل علم سے پوچھ لو, یہ تو اہل علم ہے, تو اہل علم اللہ نے یہ پیدا کیے ہیں, ان کی تقلید چل پڑی ہے تو کر رہے ہیں. کیوں چل پڑی ہے؟ اس لیے کہ ان کی فقہ مدون ہے, تم کوئی اور چوتھی پانچویں فقہ مدون کر دو, کون انکار کر رہا ہے, کیوں کر رہے ہیں؟ ان چار فقہ کے علاوہ کچھ پانچویں فقہ مدون ہے تو بتاؤ نا, یہ امام شاہ ولی اللہ رحمہ اللہ فرماتے ہیں, شاہ ولی اللہ رحمہ اللہ مذاہب حقہ فرما رہے ہیں. یہ جو جملہ ہے یہ تو ہم بھی کہتے ہیں بھائی, قرآن کافی ہے ہمیں, قرآن کافی ہے ہمیں, رسول اللہ صلی اللہ علیہ وسلم کا فرمان کافی ہے, یہ اس کا تو ہم نے بھی انکار نہیں کیا. ابھی آپ بات کو سمیٹو بھائی, इतनी लंबी बात करोगे तो हम एक दूसरे के सामने नहीं बैठे हुए जवाब नहीं दिए जाएंगे इस तरह। तो भाई इससे इसे तकलीद के अदम जवाज की को बात साबित करो यार, कैसी बात है। दावा जवाब दावा तुम्हारा कुछ है, पढ़ कुछ और रहे हो। जवाब दावा अपने जवाब दावा पे इबारते पढ़ो। यजिब अलैना तकलीद इमाम अबी हनीफा था, कह जाए कि इमाम शाफी के पास दलाइल है, कह जाए कि उसके पास कुरान और सुन्नत है, लेकिन उसके बावजूद हमारे लिए क्या है, यजिब अलैना तकलीद इमाम, हमारे पर हमारे इमाम की तकलीद वाजिब है। और इसी तरीके से महमूद हसन ने बंदी की है, तकरीर शेख उलंद ने मेरे पास नहीं, तकलीद के अदम जवाज पर कोई दलील लाओ यार। तुमने कहा है तकलीद नजायज है, तो नजायज होने पे दलाइल लाओ। ये कौन सी बातें कर रहे हैं कि फलां को तरजीह दिया और कह रहे हैं कि हमारे ऊपर इमाम अबू हनीफा की तकलीद वाजिब है। तो ये तो उनका एक अपना अमल है, उन्होंने उसको तरजीह दी है, लेकिन फिर भी अपने आप को इमाम अबू हनीफा रहमतुल्लाह के कौल पे अमल करवा रहे हैं, इससे अदम जवाज वाली कौन सी बात है। तुम अदम जवाज, तुम्हारा जवाब दावा है कि तकलीद नाजायज है, तुम्हारा दावा है कि तकलीद नाजायज है, जरा नाजायज साबित तो करो। अभी तक तुमने जितनी आयात पढ़ी हैं, जितनी आयात पढ़ी हैं, इससे आयमा अरबा की तकलीद के नाजायज होना तो साबित करो। नहीं है तकलीद ताखूत है, मौलवी साहब को बड़ी बुरी बात लगी थी, देखो जी इसको कहने हैं अपनी मर्जी की तफसीरें करने। अरे अल्लाह तुमने मेरे, अरे भाई मैंने अपनी मर्जी की तफसीर नहीं की, मैंने सहाबा इकराम रज़ियल्लाहु की तफसीर पेश की है, और सुने मैंने सहाबा की जाबिर इब्न अब्दुल्लाह रजी अल्लाह तआला अन्हु की तफसीर पेश की है। बाकी जो इत्तला बयान होगी वो तब बोलोगे। और मैंने अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला अन्हु की तफसीर पेश की है, असलाफ के अकवाल पेश किए हैं सहाबा की तफसीर के बारे में। इसने तो नहीं सुनी, लोगों तुम सुनो भाई। मैं नहीं सुनूंगा, वो बात तो पूरी करो। जो तुम्हारा जवाब दावा है, जवाब दावा के ऊपर दलाइल तो लाओ। ये क्या तुमने एक ऊट पटांग शुरू कर दी कि उन्होंने कहा कि जनाब ये तो तुम्हारी पोस्टें दिन रात हम देखते रहते हैं। कैसे, क्योंकि कौले मुज्तहिदी कौले रसूल ही साबित होता है। अब यानी कि आपने खुद फैसला कर देना कि इन्होंने एक मुज्तहिद को भी रसूल का दर्जा दे दिया, मैं कैसे मानूं तकलीद को, मुज्तहिद की तकलीद को कहते हो फिर उसी को तुम रसूल बना रहे हो, कौले मुज्तहिद। अच्छा इसका जवाब दे दूं, इसका जवाब दे दूं, अमल मुकल्लद, इसका जवाब दे दूं, इसका जवाब दे दूं, अल्लाह के फजल करम से ओ भाई जवाब लेना है इसका, इसका जवाब दे दूं। इन्होंने एक वाले कपरे इकरार किया जनाब, कौले मुज्तहिद कौले रसूल, इसका जवाब दे दूं तो बिनफ्सी ही खुद जायज करार देते थे। मैंने साबित किया शाह वली कौले मुज्तहिद कौले मुज्तहिद कौले रसूल है, इसका जवाब दे दूं। इनके इमाम से साबित किया कि कहा करते थे। अब आगे सुने, अब आगे सुने, मेरी कुरान से पेश करदा दलील का जवाब नहीं आया, मेरी कुरान से कुछ पेश करदा दलील का जवाब नहीं आया अभी तक। मालिकन वला गैरहू वखुज़ अलहकाम मिन हैथु अखज़ू मिन अलकिताब वसुन्नत कदर फिल मीज़ान वगैरही तफत अलहयार के अंदर जवाने बुनी का खुद कहते हैं ला तुकल्लिदनी, मेरी तकलीद न कर। अच्छा ना मालिकन, मालिक की तकलीद न करना। ये तोहफत अल ये किताब किसकी है, ये तोहफत अल अख्यार किसकी किताब है, किसकी किताब है, लिखी किसने है जी? किसकी किताब है, ये? है मुतबा फारूकी का। तो इमाम अबू हनीफा रहमतुल्लाह का कौल क्या है इसमें, ला तुकल्लिदनी कहाँ पर है? कहाँ पर सोए हुए हो, नींद आई हुई है? बोलो ना, बोलो, मैं जगा रहा हूँ तुम्हें, जगा रहा हूँ। तुम सो के पढ़ रहे हो इसलिए तुम्हें जो है ना वो पढ़ना नहीं आ रहा सही तरह। नींद आई हुई है? जगा रहा हूँ, जगा रहा हूँ, फिक्र ना करो, तुम्हें जगा रहा हूँ मैं अच्छे तरीके से। तुमने तुम इबारत खोल के पढ़ते जा रहे हो, तुमने अभी तक कोई इस्तिदलाल कहीं से कोई इस्तिदलाल किया है? अच्छा अच्छा अच्छा, अब बात ये है कि इन्होंने माशाल्लाह वो जो पढ़ रहे सहाबा इकराम ने ये कहा वो कहा, किससे अभी ने कहा कि तुम तकलीद करो, मेरा सवाल अभी तक वहां का है, मैंने जवाब नहीं दिया। हमारे यहाँ तकलीद का लफ्ज, हमारे यहाँ तकलीद का लफ्ज दिखाना जरूरी नहीं है। हमारे यहाँ तकलीद का जो तकलीद का माना है, तकलीद का मफहूम है, वो जहाँ पाया जाएगा वो तकलीद है। और आपके इमाम हाथ जोड़कर कहता हूँ मान लो मैंने तो कुरान पेश किया है यार, सहाबा के अकवाल पेश किए हैं, मान लो यार कुरान ही मान लो, कुरान कुरान कुरान दलील नहीं होता, कुरान की किसी ऐसे भी साबित नहीं होता कि आपने तकलीद करनी है, कोई कुरान की आयत नहीं है, हर जगह से इत्तेबा साबित होती है। तो ये जो मैंने पढ़ी है अतीउल्लाह अतीउर रसूल, ये क्या है? इसमें क्या तकलीद कहां पर लिखी है? तकलीद है बगैर किसी दलील के मुतालबा के कौल को कबूल करना, ये दलील है। अब यहाँ पे अल्लाह जल्ला शानू ने नहीं फरमाया कि तुम जो है वो उनसे दलील का मुतालबा करो। अच्छा जी, अगर वो दलील का मुतालबा करने के लिए कहा है तो मुझे दलील पेश करो। अच्छा बस बस अब यहाँ पर बात खत्म होगी। उलिल अम्र से अल्लाह ने पूछने के लिए उनकी इताअत का हुक्म दिया है अल्लाह जल्ला शानू ने। अहले जिक्र से पूछने का अल्लाह ने हुक्म दिया है। कुरान करीम की है, सूरह निसा है, आयत नंबर 58 है, और इंशाल्लाह अल्लाह आयत नंबर 58। खांसी शुरू हो गई है आपके लिए, मेरी दलील का तो जवाब दे दो यार, आप जो मर्जी पढ़ते जाओ। فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ فَرُدُّوهُ إِلَى اللَّهِ وَرَسُولِهِ جب ان سے تنازع ہو جائے اللہ اور اس کے رسول کی بات کو ماننے کے، اللہ اور اس کے رسول کی بات کو دلیل نہیں کہتے ہیں۔ یہ کن سے تنازع ہو جائے ہاں جی کن سے تنازع ہو جائے یہ بھی تو بتاؤ۔ اولی الامر سے کس کا تنازع ہو جائے؟ تمہارا ہو جائے۔ کہاں لکھا ہوا ہے؟ جن کو مخاطب ہے، ان تنازع تم کس کے ساتھ، کس کا، کس کے ساتھ تنازع؟ اولی الامر کے ساتھ تنازع ہو جائے۔ جی جی کہاں لکھا ہے؟ فَإِن تَنَازَعْتُمْ فِي شَيْءٍ کس کے ساتھ، کس کا تنازع، کس کے ساتھ؟ اللہ اور رسول کے ساتھ ہوگا بھائی، بتاؤ نا، اس کا ترجمہ کر رہے ہو تو اب ثابت کرو نا۔ اگر اولی الامر کے ساتھ تنازع تو ثابت کرو بھائی، اولی الامر کے ساتھ تنازع تو ثابت کرو۔ ان تنازع تم فی شئین، اولی الامر منکم فان تنازع تم فی شئین فردو۔ ہاں تو کس کے ساتھ تنازع، تنازع تو بات کرو پوری طرح۔ تنازع اولی الامر کے ساتھ ہے۔ کس چیز کا، کیا، کون سا تنازع بتاؤ نا، کسی بھی چیز کا تنازع۔ کہاں لکھا ہے، کہاں لکھا ہے، کہاں لکھا ہے کہ اولی الامر کے ساتھ تنازع پیدا ہو جائے؟ دلیل دیں۔ فان تنازع تم کا کیا معنی ہے؟ اگر تمہارے درمیان میں تنازع پیدا ہو جائے، یا ایھا الذین آمنو، یا ایھا الذین آمنو، یا ایھا الذین آمنو، شروع آیت کا شروع پڑھو، یا ایھا الذین آمنو، پھر آگے پڑھو ان تنازع تم، پھر پتا چلے گا کن کے درمیان میں تنازع کی بات ہو رہی ہے۔ اولی الامر کے ساتھ تنازع ہو جائے، کس کا، ثابت کرو اس جو دعویٰ کر رہے ہو، ثابت کرو اس کو۔ کیا معنی ہے؟ ان تنازع تم، یا ایھا الذین آمنو کو یہاں پہ مخاطب ہے، ان تنازع تم، کہ اگر تمہارے درمیان میں اختلاف ہو جائے، یہاں پہ اولی الامر کا تو مطلب ہی نہیں ہے۔ ثابت کرو نا، یہ جو بات کر رہے ہو اس کو کی دلیل سے ثابت بھی تو کرو۔ جو تم نے یہ منع کیا ہے، یہ جو تم نے منع کیا ہے کہ تمہارے درمیان تنازع ہے، یہ تم نے کہاں سے ثابت کیا ہے؟ میں نے آیت، بھائی مجھے الحمدللہ تھوڑی بہت عربی اتنی آتی ہے کہ میں سمجھ سکتا ہوں، تم جیسوں کو سمجھا سکتا ہوں۔ یا ایھا الذین آمنو، یہاں پہ خطاب ہے ایمان والوں کو۔ بات سن لو، مقلد کا وظیفہ تم جیسوں کا منہ موڑنا ہے۔ مقلد جب اپنے امام کی تقلید کرتا ہے، مقلد جب اپنے امام کی تقلید کرتا ہے تو دلیل نہیں مانگے گا، لیکن غیر مقلد سے بات کرے گا تو دلیل سے اس کا منہ موڑے گا۔ جی میں یہ بات کر رہا ہوں نا، میں آپ کو ثابت کر کے دے رہا ہوں۔ یا ایھا الذین آمنو، اللہ جل شانہ فرما رہے ہیں کہ اطاعت کرو میری، اللہ کی، اولی الامر کی۔ فان تنازعتم، اگر تمہارے درمیان میں کوئی تنازع ہو جائے۔ اچھا تم نے کہاں، کیسے کر دیا کہ اہل ذکر کے ساتھ تنازع ہو جائے؟ یہ ثابت کرو نا، کہاں سے ثابت کیا؟ اللہ تعالی نے اس کی کوئی دلیل لاؤ۔ اچھا جی جی، دلیل لاتے ہیں، دلیل لاتے ہیں، جلدی سے لاؤ دلیل اس کی۔ اچھا دلیل جلدی سے لاتے ہیں۔ سب سے پہلے اللہ کا قرآن کہتا ہے۔ اور بات سنو، میں آپ کو بات بتاتا ہوں، اب آپ کے علم میں اضافہ کر دوں میں۔ ہیلو، بات آ رہی ہے؟ میں آپ کے علم کے اندر اضافہ کر دوں۔ جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اولی الامر سے مراد اہل فقہ ہیں۔ عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اولی الامر سے مراد اہل فقہ ہیں۔ ٹھیک ہے، مستدرک، زاد المعاد، دیگر کتابوں کے اندر لکھا ہوا ہے کہ صحابی کی تفسیر مرفوع کے درجے میں ہے، مسند ہے۔ ٹھیک ہے، کہاں لکھا کہ تم نے ان کی تقلید کر لینی ہے؟ بات سنو، بات سنو، میری بات پہلے، میری بات پوری ہونے دو، میری بات پوری ہونے دو۔ ٹھیک ہے، اب میں آپ کو بات بتا رہا ہوں، میری بات پہلے پوری ہونے دو۔ اب صحابہ کرام رضی اللہ تعالیٰ عنہ فرما رہے ہیں، جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ فرما رہے ہیں کہ اہل ذکر سے مراد اہل فقہ ہیں۔ عبداللہ ابن عباس رضی اللہ تعالیٰ فرما رہے ہیں کہ اہل ذکر سے مراد اہل فقہ ہیں, ٹھیک ہے. اب اہل فقہ جب اجتہاد کرتے ہیں تو اجتہاد کی بنیادی وجہ یہ ہے کہ ان کو مسئلہ قرآن اور حدیث میں ہوتا ہی نہیں ہے. وہ مسئلہ جب اجتہاد ہوتا ہے تو پھر تنازع کی صورت میں لوٹانے کا کیا مطلب ہے, مجھے سمجھاؤ. جب اجتہاد کی بنیادی وجہ یہ ہے کہ مسئلہ قرآن میں نہیں ہے, حدیث میں نہیں ہے, اجماع میں نہیں ہے, صراحتن نہیں ہے یا متعارض ہے, اور جب قرآن اور حدیث بنیادی اس کے اندر مسئلہ نہ ملنا اجتہاد کے وجود کا سبب ہے, تو پھر کیسے کہہ رہے ہو کہ تنازع کی صورت میں ادھر لوٹاؤ؟ اس کا مطلب صحیح بیان کرو. ہاں, جو تم نے مطلب پہلے بیان کیا اس کی دلیل دو مجھے. کیا دلیل دوں؟ تم نے کہا کہ تمہارا جھگڑا پیدا ہو جائے, تمہارا جھگڑا ہو جائے اہل ذکر کے ساتھ. تم نے کہا, آپ جھوٹ بول رہے ہو. تم نے کہا, تم نے ترجمہ کیا تمہارا جھگڑا ہو جائے اہل ذکر کے ساتھ, تمہارا جھگڑا ہو جائے اہل ذکر کے ساتھ. اس کا ثابت تو کرو, یہ کس نے کہا ہے؟ آپ نے بالکل, آپ بالکل اس جملے کا 100% صحیح مستاق ہیں. کلمت حق اریدہ بالباطل. تم قرآن کی آیت کا غلط ترجمہ کر کے قرآن کی جتنی آیات پیش کی ہیں وہ ساری کی ساری حق ہے, لیکن تم اس سے باطل معنی مراد لے رہے ہو. میں کیا کہہ رہا ہوں, یہ جو آپ نے ترجمہ کیا ہے اس کو ثابت کرو, یہیں پہ فیصلہ ہوگا. ان تنازع تم فی شین, اگر میں وہی بات کروں, اگر تمہارے اندر ہمت ہے تو اپنے کیے ہوئے ترجمے, اپنے کی ہوئی بات کو ثابت کرو. تم نے کہا کہ ان تنازع تم فی شین, اگر تمہارا جھگڑا پیدا ہو جائے اہل ذکر کے ساتھ, یہ ثابت تو کرو. کس نے کہا بھائی؟ یہ کوئی تفسیر لے آؤ, کوئی حدیث لے آؤ. تفسیر کی طرف تو تمہیں جانا ہی نہیں چاہیے, تمہیں تقلید کے اوپر بات کر رہے ہو, تقلید کے اوپر بات کر رہے ہو, ساتھ تقلید بھی کر رہے ہو, تقلید کی ناجائز بھی کہہ رہے ہو, ساتھ تقلید بھی کر رہے ہو. اولی الامر کے اوپر بات کرو نا آپ ذرا. اولی الامر سے کون مراد ہیں؟ جابر ابن عبداللہ رضی اللہ تعالیٰ فرماتے ہیں فقہ والے, عبداللہ ابن عباس رضی اللہ تعالیٰ فرماتے ہیں فقہ والے, مستدرک والے فرماتے ہیں کہ مرفوع کے درجے میں ہے تفسیر ان کی, زاد المعاد والے فرماتے ہیں کہ یہ مرفوع کے درجے میں ہے. اچھا, اور آپ کے جو ہے نواب صدیق حسن خان صاحب فرماتے ہیں کہ صحابی کی تفسیر سب سے زیادہ اچھی ہے. کس نے کہا کہ تقلید کرو؟ یہ اللہ نے خود فرمایا. کیا کہا؟ اللہ تعالیٰ پر بتا, یہ فصل علی ذکر ان کنتم لا تعلمون, یہ بھی ہے تقلید. تقلید بھائی ہوتی ہے, تقلید کا لفظ دکھانا ضروری نہیں ہے, تقلید کا لفظ موجود ہونا ضروری نہیں ہے. یہ تمہارے لیے, تم ظاہر بینوں کے لیے, ظاہر پرستوں کے لیے ہے کہ لفظ دکھاؤ. اللہ نے کہا اتبعوا ما انزل الیکم من ربکم ولا تتبعوا من دونہ اولیاء, تو بالکل ٹھیک ہے. اس میں کیا ہے؟ اللہ نے فرمایا کہ جو اللہ نے جو نازل کیا اس کی اتباع کرو, اور جو اللہ نے تقلید کا نہیں حکم دیا, اللہ نے تو اپنی اتباع کا کیا ہے. ما انزل الیکم من ربکم, اگر اقوال ابو حنیفہ, اور یہ فاسالو اہل ذکر, وہ فاسالو اہل ذکر سے جو مراد ہے, اور یہ فاسالو اہل ذکر سے مراد کون ہے؟ اولی الامر کا مطلب تو بتاؤ یار. قرآن کی جو میں نے دلیل پیش کی ہے تو اس کا رد کرو. تم جواب دعویٰ ہے تمہارا, اور تم دلیلیں دینے لگ گئے ہو. تمہارا جواب دعویٰ ہے, دلیل میں نے دینی ہے, تم نے نہیں. تم نے میری دلیل کا رد کرنا ہے. تم دلیلوں کی طرف چلے گئے ہو, دلیلیں پیش کر رہے ہو, اور دلیلیں بھی ایسی کہ صرف قرآن کی آیت پڑھ رہے ہو, ترجمہ کر رہے ہو. بھائی اس سے استدلال تو کرو پورا, کوئی صحابہ کا کوئی قول پیش کرو, حدیث پیش کرو, کوئی تابعین کا, تبع تابعین کا, فقہا کا کوئی قول تو پیش کرو, انہوں نے تقلید کے رد کے اوپر استدلال کیا ہو. معصیت خالق میں تو کسی کی بھی کوئی اطاعت نہیں ہے. معصیت میں تو کسی کی اطاعت نہیں ہے. یہاں پہ تو ساری امت متفق ہے اس کے اوپر. اچھا اچھا, آپ نہیں کرتے اس طرح کا معاملہ؟ نہیں, بالکل نہیں کرتے. معصیت خالق کے اندر کون اطاعت کرتا ہے کسی کی؟ سننے سوچنے بھائی, اب آپ جو ہے نا وہ جزیات کی طرف جانا چاہ رہے ہیں, موضوع سے بھاگنا چاہ رہے ہیں. میں آپ کے سمجھ رہا ہوں, تیور دیکھ رہا ہوں میں اس وقت. میں تمہارے تیور اس وقت دیکھ رہا ہوں. آپ نے کہا اللہ نے تقلید کا کہا, میں تمہارے تیور دیکھ رہا ہوں. تم اب جزیات کی طرف بھاگنا چاہ رہے ہو, मैंने जो दलील पेश की तुमने उसका तर्जमा किया, गलत तर्जमा किया, फिर उसका सबूत भी नहीं दिया। फइन तनाजा तुम फी शैइन, बस सुनो, फइन तनाजा तुम फी शैइन, फरमाया है जो आयत तुम पेश कर रहे हो वो तो मैंने दलील पेश ही नहीं की। जो आए मैं तो ये कह रहा हूँ, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम, मेरी दलील ये है। फिर तुमने इसका तर्जमा, फिर तुमने इसका तर्जमा, फिर तुमने इसका तर्जमा, आपने कहा अल्लाह ने तकलीद का हुक्म दिया, बिल्कुल अल्लाह ने कहा उलिल अम्र अहले फिक्ह, अहलुल फिक्ह, अहलुल फिक्ह इताअत का अल्लाह ने हुक्म दिया है। यहाँ पे दलील के मुतालबे की कोई बात नहीं है, यहाँ पे अहलुल फिक्ह की इताअत का अल्लाह ने हुक्म दिया है, यही तकलीद है। अच्छा चले जी, अब थोड़ा सा मसले को हल करते हैं। मसले को हल तो करना है बाद में, पहले आपने ये जो तर्जमा किया है ना, फा इन तनाज़ातुम फी शैइन, कि अगर तुम्हारा उलिल अम्र के साथ तनाजा हो जाए तो जनाब ये पहले साबित कर दो। ठीक है, उलिल अम्र पर आ जाते हैं। आप एक हिसाब से उलिल अम्र है, आप अहले फिक्र हैं, मैं आपसे जाकर सवाल पूछता हूँ, मैं आपको मुकल्लद हो जाऊंगा? बिल्कुल हो जाएंगे। अच्छा आप इमाम हो जाएंगे? भाई मुज्तहिद, मुज्तहिद से जब आप मसला पूछेंगे, मुज्तहिद आपको उसका हुक्म बता देगा, आप उसके ऊपर अमल कर लेंगे। यही सहाबा से ताबीन, तबो ताबीन का अमल ऐसे ही चल रहा है ना, ताबीन ने सहाबा से दलील मांगी, ना तबा ताबीन ने ताबीन से दलील मांगी। ये तो तुमने एक नया ही पखंड शुरू कर दिया कि दलील मांगो, दलील मांगो। भाई सहाबा की, ताबीन की, तबा ताबीन, मुहद्दिसीन की सुन्नत से तो ये साबित कर दो कि दलील मांगो। तुमने तो सारी उम्मत का उलमा से, मुज्तहिदीन से, फुकहा से एतमाद ही उठा दिया कि भाई अच्छा। किसी मुज्तहिद, किसी फकीह के ऊपर एतमाद नहीं करना, उसे दलील मांगो। और हालांकि हकीकत यह है कि तुम्हारे अंदर दलील को सही गलत परखने की अहलियत ही नहीं है। जो कुरान का तर्जमा सही तरीके से नहीं पढ़ सकता, फिकह की एक इबारत नहीं सही तरीके से पढ़ सकता, वो क्या दलील को परखेगा? उसके अंदर इज्तिहाद की सलाहियत कहाँ से आई? ठीक है, उलिल अम्र मिनकुम, इसका जरा मुझे दलील दे दो। फइन तनाज़ातुम फी शैइन, कि तुम्हारा झगड़ा हो जाए उलिल अम्र के साथ, इसकी दलील तो पेश करो कि किसने ये तर्जमा किया। अच्छा अब आपकी बात खत्म हो गई है? नहीं, मेरी बात नहीं, मेरा मुतालबा है, मेरे मुतालबे का जवाब दो अभी। अच्छा, इसी मुतालबे पे मैंने फैसला करना है, इसी मुतालबे पे फैसला करना है। या अय्युहल्लज़ीना आमनू, मेरा मतलब ये है कि अल्लाह ने मोमिनीन को खिताब किया है, और इन तनाज़ातुम फी शैइन, और यहाँ पे तनाज़ातुम मोमिनीन के दरमियान में झगड़ा पैदा हो जाए। मैं जो कुरान की दलील जो मैंने पेश किया उसके ऊपर बात करो। मैंने भाई जो कुरान की दलील पेश किया इसका जवाब दो। इसका गलत तर्जुमा कर रहे हो, तर्जुमा गलत कर रहे हो, दूसरी आयात पढ़ रहे हो, तकलीद का रद्द कर रहे हो। तुमने आज तक साबित नहीं किया कि उस उन आयात से किसी ने कोई इस्तदलाल किया हो। दलील का मुतालबा तो तुमने शुरू किया, इससे पहले कभी भी नहीं था। बाबुल इस्तेज़ा ने हदीस सही अल बुखारी की। क्या है बाबुल? किताबुल इस्तेज़ा, इजाजत तलब करने का बयान। तो इजाजत तलब करने का बाब है, इजाजत तलब करना अलग चीज होती है, दलील तलब करना अलग बात होती है यार। जी जी मेरी जान, जरा सबर करें ना, दादा के सुन ले, दादा के जरा सुन ले, फिर आपको पता चलेगा। पढ़े पढ़े। अच्छा सैयदना उमर इब्न खत्ताब रज़ियल्लाहु तआला अपने घर में मौजूद है, ठीक है जी। दोनों का मकाम बता दें, बात सुने, दोनों का मकाम बता दें पहले। किनका? दोनों क्या हैं? दोनों फकीह हैं दोनों। अच्छा हजरत उमर रज़ियल्लाहु तआला के बारे में मैं इतना ही कहूंगा, उमर फिल जन्ना, ठीक है, इससे बड़ा मकाम है कोई नहीं जाता किसी का, उमर फिल जन्ना, ठीक है जी। अल्हम्दुलिल्लाह आप अहले सुन्नत वल जमात हनफी के बंदे से बात कर रहे हैं, आपको हमारे इस किसके बारे में कोई शक नहीं होना चाहिए। हम तो सहाबा किराम रज़ियल्लाहु ताला अन्हुम को नाउज़ बिल्लाह जहन्नुमी कहने वालों को काफिर समझते हैं, सिपाही सहाबा हमारी पहचान है, ठीक है। बाकी आप इस मौजू को अभी ना छेड़ें, ठीक है, उमर उमर रजी अल्लाह तआला अन्हु जन्नत में, इसमें कोई शक नहीं, जन्नती है, इसमें कोई शक नहीं है। तो तुमने तो जैसे फातिमा को जुबान दराज भी कहा है। हाँ, फारसी जानते नहीं हो ना? आए तुमने यहाँ पे जुबान दराजी, तुम जुबान दराजी पंजाबी वाली जुबान दराजी को जब पढ़ोगे तो ऐसे ही करोगे। मर्दूद पंजाबी वाला और अरबी वाला दोनों को इकट्ठे करके पढ़ोगे तो फिर ऐसे ही जहालत बिखेरोगे ना। बहरहाल ये मौजू नहीं है फिलहाल, आप मौजू से नहीं भागो। आप मैंने कुरान की आयत पेश की, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्रि मिनकुम। मैंने कुरान की आयत पेश की, या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्रि मिनकुम। ये मैंने कुरान की आयत पेश की, मैंने सहाबा के अकवाल पेश किए कि उलिल अम्र से मुराद अहले फिक्र हैं। ठीक है, तुमने कुरान की आयत का गलत तर्जुमा किया। अभी या गलती तस्लीम करो या उसकी दलील दो मुझे। अच्छा मौलवी आसम ने जी, सुनो लोगों, आप सुन लो, इन्होंने कहा जी उलिल अम्र मिनकुम, उसके बाद है कि उसकी बात को मान लेना, दलील का मुताबा नहीं करना। ये मेरे हाथ के अंदर कौन सी किताब है, कौन सी किताब है, हदीस सुनने दो। कौन सी किताब है, क्या साबित करना चाह रहे हो? जामे तिर्मिजी किताब अल हज। अच्छा, काबिन अन्न सालिम अपना बिल्लाह हदसहु अन्नो समिया रजुल मिन आल शाम व हुवा यसअलु अब्दुल्लाह इब्न उमर अन तमत्तु बिल उमरा इला अल हज फकाल अब्दुल्लाह इब्न उमर हिया खलाल फकाल शामी इन अबाक कद नहा अनहा उलिल अमर हजरत उमर है उनके बारे में कहा जा रहा है, इन अबाक कद नहा अनहा, तेरा बाप इसे मना करता है। फकाल अब्दुल्लाह इब्न उमर, अब्दुल्लाह इब्न उमर जिला फरमाते हैं, हराई दा इन का नबी नहा अनहा बसाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारा भी, उसने कहा है जी के अल्लाह के नबी की किताब पढ़ते क्या, मेरे बाप ने मना किया, अमरो अभी युत्तबहु अम अमर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ओ पतला मेरे बाप की बात को मानेगा या अल्लाह के पैगंबर की बात को मानेगा, उल लमर से खिलाफ होगा कुरान और सुन्नत इसका हर। हां जी जनाब, अब आप खुद ही फंस गए, आप अपनी दलील से खुद ही फंस गए। इंशाल्लाह तुम अपनी दलील से खुद ही फंस गए। अब्दुल्लाह इब्ने उमर रजी अल्लाह ताला अन्हु ने दलील का मुतालबा नहीं किया, अल्लाह के नबी अली सलातो सलाम ने किया है, तो भी कर ले। वो इन तराजा तुम चाहिए पर तो इल्लाह व रसूलही, आपने कहा दलील का मुतालबा कोई नहीं किया, ये दलील का मुतालबा ही तो हो गया है कि बाबा जान आप कहते हो आप इजाजत दे रहे हो और अल्लाह के पैगंबर अली सलातो सलाम ने किया है, आप मना कर रहे हो। अमर अभी युद्ध तो बहु अब हमारा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, दलील का मुतालबा है बाप से? कहाँ कहाँ दलील का मुतालबा तो किया ही नहीं है भाई। उन्होंने उन्होंने दलील का मुतालबा दिखाओ मुझे, इस हदीस से मुझे दलील दलील का मुतालबा दिखाओ। दरवाजे पर दस्तक दी, एक बार दरवाजा खटखटाया, नहीं आए, जवाब नहीं दिया, दोबारा दरवाजे पर दस्तक दी, नहीं आए, तीसरी मरतबा दस्तक दी, नहीं आए, आप वापस आ जाते हैं। हजरत उमर ने फरमाया कि अबू मूसा किस बात की जल्दी खड़े हो जाते ना, अबू मूसा अलैहि शरीफ रज़ी अल्लाह फरमाया कि नहीं, मैंने अल्लाह के नबी अलैहि सल्लल्लाहु अलैहि वसल्लम से सुना है, आका करीम अलैहि सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम किसी के घर में जाओ, तीन मरतबा दस्तक दो, तुम्हें इजाजत ना मिले, वापस आ जाओ, ये तुम्हारे बेहतर है। उन्होंने कहा कि आप जाए इसकी दलील ला के अल्लाह के नबी ने कहा है, आप सीधे वहां गए, वहां से अबू सईद अल खुदरी आपके पास आए, अबू सईद अल खुदरी ने आकर जब ये बात की, हजरत उमर ने फरमाया था कि मेरा ये मकसद नहीं था कि तू झूठ बोल रहा है, बल्कि बात ये है कि अगर मैं इस तरह सबको इजाजत देते, सारे कह रहे काला रसूल ने सब काला रसूल जी, इस वजह से मैंने तजदीद का मुतालबा किया, सियाबी ने सियाबी से तजदीद का मुतालबा किया, अमीर उल मोमिनीन ने सैयदना हजरत उमर रजी अल्लाह तआला ने दलील का मुतालबा किया। यहां पे दलील का मुतालबा क्या किया है भाई, और जहां पे दलील का मुतालबा क्या किया है, और हदीस का हदीस को सबूत मांगा है कि भाई तुम हदीस बयान कर रहे हो तो इसको हदीस साबित करो, किसको हदीस बयान कर रहे हो तो इसको हदीस साबित करो। इन्होंने ये नहीं कहा कि भाई अपने मसले की दलील लेके आओ, ठीक है। यहाँ पे बात हो रही है कि इताअत, कोई मसला बताए तो उसकी दलील मांगनी है कि नहीं मांगनी। दूसरी बात अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला उन्होंने दलील मांगी नहीं है, दलील दी है ना, उनसे किसी ने दलील मांगी है। हजरत उमर रजी अल्लाह तआला अन्हु के पास वो हदीस नहीं पहुंची थी, हजरत अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला को वो हदीस मालूम थी, ठीक है। उन्होंने इसलिए फरमाया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं, वहां पे तो दलील का मुतालबा ही कोई नहीं है, तुम कौन सा इस्तदलाल कर रहे हो, कौन सी दलील का मुतालबा, किसने किया दलील का मुतालबा वहां पर? اچھا جی. دوسرا سیدنا عمر رضی اللہ تعالیٰ عنہ نے جو یہ کہا کہ دلیل لے کے آؤ, وہ مسئلے کے صحیح یا غلط ہونے پہ دلیل نہیں مانگی, وہ انہوں نے حدیث بیان کی ہے تو حدیث ہونے کی دلیل مانگی ہے کہ بھائی تم اس کو حدیث تو ثابت کرو. میں یہاں پہ فقہ کی بات ہو رہی ہے, اولی الامر کی بات ہو رہی ہے, اہل فقہ کی بات ہو رہی ہے. اچھا تم کون سا استدلال, کہاں سے استدلال کر رہے ہو تم؟ تمہاری یہ تم پتہ نہیں کہاں سے کہاں پہ مناظرے کر رہے ہو. میں تو آپ کا مناظرہ مانسہرہ کا دیکھ کے سر پکڑ کے بیٹھ گیا کہ یار یہ مناظر ہے. اچھا یہ ہے اس کی حیثیت. جھوٹ بول رہا ہے, مانسہرہ کے اندر کوئی مناظرہ ہوا ہی نہیں, جھوٹ بول رہا ہے جناب. میں آپ کی شرائط, آپ نے جو شرائط طے کی ہیں وہ مناظرے کا حصہ تھا. اچھا اچھا, وہ مناظرے کا حصہ تھا. میں آپ کی بخلاہٹ اس میں دیکھ کے پریشان تھا کہ بھائی یہ ہے جو میرے ساتھ بات کرتا ہے. میں تو سمجھتا تھا پتہ نہیں کون کو بڑی شخصیت ہوگی یہ. اچھا جی ہاں, اور تم اپنی روایتی پہلے جس طرح کے عقیدے کے موضوع پر میرے ساتھ بات کی ہے وہاں پہ اوٹ پٹانگ جو ہے وہ استدلال کرتے رہے, آج پھر وہی ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے فرمان کے صحیح ہونے کی وہ دلیل مانگ رہے ہیں, تم اس کو فقہ کے اوپر چسپاں کر رہے ہو. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ حدیث کی بنیاد پہ رد کر رہے ہیں باپ کے قول کو, کر دیا اولی الامر کو. اولی الامر کو انہوں نے حدیث کی بنیاد پر فقیہ کی بات کو رد کر رہا ہے. اور فقیہ کی بات کو رد کر رہا ہے, فقیہ کی بات کو رد کر رہا ہے. کہتے ہو کہ ہم نے جو ہے تہجد کی اذان نہیں دینی ہے کیونکہ چیزیں برے رہا ہمارے اس مسئلے میں جو ہے نا وہ رد کی جائے گی. بھائی جان ابھی موضوع کو نہ پھیڑو یار, موضوع کو اچھا موضوع کو ابھی آپ موضوع کو نہ پھیرو, موضوع کو اپنی جگہ پر رہنے دو. موضوع کو اپنی جگہ, میں نے جو دلیل دی ہے پہلے اس کو رد تو کر لو یار. تم نے پھر قرآن پڑھنا شروع کر دینا ہے, میں قرآن کو نہیں روک سکتا پڑھتے ہوئے, لیکن تم میری دلیل کا رد تو کرو. الکلام المفید صفحہ 35 ہے, اس بارے سے واضح ہوا اصلاحی طور پر تقلید کا مطلب یہ ہے جس کا بھائی جان ابھی تقلید کا مطلب الکلام المفید 100% کتاب اس بات تقلید کے اوپر لکھی ہوئی ہے. تم اپنی جہالت کی بنا پر جو مرضی استدلال کرتے رہو اس کتاب سے, وہ تو کتاب لکھی ہی اس بات تقلید کے موضوع کے اوپر ہے. اچھا ٹھیک ہے, اور تم پتہ نہیں ہوتا کیا استدلال کر رہے ہو. میں نے جو دلیل پیش کی ہے یہ وہاں پہ لکھی ہوئی ہے دلیل, یہ اولی الامر والی دلیل جو ہے وہ اسی الکلام المفید میں لکھی ہوئی ہے. ٹھیک ہے, اور تم پتہ نہیں وہاں سے کیا استدلال کرنے جا رہے ہو. میں نے جو قرآن کی آیت آپ کو سنائی ہے, خدا کے لیے قرآن کو تو مان لو نا یار. اطاعت کر رہا ہوں میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی, اللہ کی اتباع اطاعت کر رہا ہوں. کدھر کرتے ہو؟ ہاں یہ میں بعد میں بتاؤں گا کہاں پہ کرتا ہوں, لیکن فی الحال یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم. اولی الامر منکم کی تفسیر میں نے صحابہ سے نقل کی ہے, صحابہ کے اقوال کی حیثیت میں نے نقل کی ہے. ابن عمر نے رضی اللہ تعالیٰ عنہ نے ہاں اولی الامر میں تقلید کا کہاں پر ثبوت تھا؟ تو بھائی اولی الامر اطیع اللہ واطیع الرسول واولی الامر اس کا ترجمہ تو کر دو. اچھا اس کی کر دو ترجمہ, کر دو اطیع اللہ واطیع الرسول واولی الامر منکم, اس کا ترجمہ کر. اطاعت کا لفظ آیا ہے ہیں؟ اس کے ساتھ اطاعت کا لفظ آیا ہے. اطاعت کا لفظ آیا, ہمارے ہاں الفاظ کا کوئی ہیر پھیر کوئی کچھ نہیں ہے. ہمارے ہاں تقلید اس چیز کو کہتے ہیں, ہمارے ہاں قول مجتہد کو بغیر مطالبہ دلیل کے مان لینا تقلید ہے. یہ اطاعت میں ہو, اتباع میں ہو, جہاں پر بھی ہو. اللہ نے اپنی اتباع کا کیا غیروں سے منع کیا ہے؟ تم غیروں کی بات کو بھی اتباع مان رہے ہو, تم سے بڑا قرآن کا منکر. یہ اولی الامر اللہ کے غیر ہیں یا نہیں ہیں؟ اللہ کے غیر ہیں. تو پھر اللہ تو یہاں پہ اپنے غیروں کی اطاعت کا حکم دے رہے ہیں, منع کر رہے ہیں. ولا تتبعوا یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول اولی الامر منکم. جناب وہ غیر فقیہ کی بات ہو رہی ہے, وہ غیر فقیہ کی بات ہو رہی ہے. بھائی جان وہاں پہ غیر فقیہ کی بات ہو رہی ہے, میں فقیہ کی بات پیش کر رہا ہوں, صحابہ کے اقوال پیش کر رہا ہوں. آج تو تم نے قرآن کا بھی انکار کر دیا, صحابہ کے اقوال کا بھی انکار کر دیا. जनाब मैंने कहा मैंने आयत पेश की तुमने उसका भी इनकार कर दिया, मैंने सहाबा के अकवाल पेश किए तुमने उसका भी इनकार कर दिया। अच्छा जी मौलवी साहब कह रहे थे फसल वाला जिक्र, ये जो आयत है फसालू आले जिक्र वाली आयत मैंने दलील के तौर पे अभी पेश नहीं की, मैं अभी उसको मैं उसको बाद में पेश करूंगा, मैं उसको अभी दलील पेश नहीं की, वो गलती से पढ़ी थी मैंने, ठीक है। अब उलिल अम्र मिनकुम वाली एक ही दलील मैंने अभी तक पेश की है जिसका रद्द तुम्हारे अंदर करने की हिम्मत ही पैदा नहीं हो रही अभी तक। भाई भाई जो दलील मैंने पेश ही नहीं की उसको पेश करने का उसका रद्द करने का क्या फायदा, मैंने जो दलील पेश की है पहले उसका रद्द तो कर लो। और भाईजान भाई साहब मैंने जो दलील पेश की है पहले उसका तो रद्द कर लो, मैंने शहरी के लिए भी मैंने थोड़ा सा लेटना है फिर शहरी के लिए उठना भी है। ये कहते जी कि हमारे यहाँ जितने भी गैर है यानी कि मुस्लिम जो भी होता है उसकी दिफा तकलीद और इताअत एक ही लफ्ज बोला जाता है, अल्लाह कहते हैं मना तत्तबियु मिन दूनी औलिया, तुमने दिफा नहीं करनी है लिहाजा तुम अल्लाह की बात के मुखालिफ हो। अब यहाँ पे औलिया, यहाँ पे औलिया से मुराद औलिया अल्लाह नहीं है यार, खुदा के लिए मैं आके आगे हाथ जोड़ता हूँ, यहाँ पे औलिया से मुराद औलिया अल्लाह नहीं है, फुका नहीं है, यहाँ पे गैर फकीह मुराद है, यहाँ पे गुमराह लोग मुराद हैं, जबकि उलिल अम्र के अंदर फकीह मुराद हैं, अहले इल्म मुराद हैं। औलिया से क्या मुराद है, गुमराह लोग मुराद हैं। औलिया मिन दून नास क्या मतलब है यार, खुदा की कसम इसका तर्जुमा कर दो यार, मैं पता चलेगा अभी, करो तर्जुमा इसका, पूरी आयत क्यों से पढ़ो फिर मैं करता हूँ। आयत मैंने नहीं पढ़ी आपने पढ़ी है यार, इसका तर्जुमा तो कर दो यार। आयत तो मैंने नहीं पढ़ी आपने पढ़ी है यार, इसका खुदा के लिए तर्जुमा कर दो यार, पूरी पढ़ो ना। औलिया का औलिया अल्लाह नहीं है भाई, औलिया अल्लाह नहीं है, खुदा के लिए ये गुमराह और कुफार के औलिया जो है उनकी बात हो रही है। अच्छा कुरान को अपनी मर्जी के मुताबिक ना डालो खुदा के लिए, ठीक है तकलीद की मुखालफत हनफियों की मुखालफत करनी है करो, लेकिन कुरान के अंदर मानवी तारीफ ना करो। अच्छा जी ये फैसला तो हो गया ना भाई, मैंने कुरान की एक आयत पेश की है उसका तुमने रद्द नहीं किया ना उसका जवाब दिया है, खुदा के लिए पहले उस आयत का जवाब दे दो, फुकहा ने जो फरमाया है सहाबा ने जो फरमाया है और सहाबा की जो तफसीर है उसकी जो हैसियत है आप खुद ही बता दो। अच्छा जी उसके अंदर तो तकलीद कहीं भी नहीं थी, तकलीद कहते किसे हैं आप बताओगे तब आपका हाँ, मैं अगर बता दूंगा मैं बताऊंगा तो फिर वो तकलीद जो मैं बताऊंगा वो इसके अंदर मौजूद है। अच्छा अच्छा अच्छा जी आपकी मसला कोई अलग से होगी ना भाई, हमारी एक ही तारीफ है, उसके ताबीर के अंदर इख्तलाफ हो जाता है, तारीफ में इख्तलाफ नहीं है, ताबीर जो मर्जी जो जिस तरीके से मर्जी कर सकता है, ठीक है। तो अभी मैंने जो आयत पेश किया है इसका रद्द कर दो, सहरी का वक्त हो गया है भाई, सारे लोग जाग रहे हैं, घर के सारे अफराद जाग रहे हैं, ठीक है। अच्छा। तो आप मुझसे टाइम ले लो, इस आयत का जवाब ले आना, कल ले आना, परसों ले आना, अगले इतवार को ले आना। अच्छा अच्छा जी क्या मतलब औलिया अल्लाह नहीं है मुराद भाई इसका, औलिया देखा ना जाहिर बीन जाहिर प्रस्ती का ये अंजाम होता है क्या? तुमने औलिया का लफ्ज देखा तो औलिया अल्लाह बना दिया, वाह सुभान अल्लाह वाह सुभान अल्लाह, कुर्बान तुम्हारे तर्जमे के ऊपर। उलिल अम्र मिनकुम की तफसीर मैंने अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से जाबिर इब्ने अब्दुल्लाह रजी अल्लाह अन्हु से पेश की है, और उस पे कहीं भी तकलीद नहीं लिखा हुआ था कि तुमने उनकी तकलीद की तारीफ जो है वो इसके अंदर पाई जाती है। क्या कोई भी तारीफ नहीं पाई जाती इसके अंदर, कौले मुज्तहिद को बगैर मुतालबे दलील के कबूल कर लेना तकलीद है वो इसके अंदर पाई जाती है, ये पाई जा रही है जनाब दलील से। किसी ने कहा ही नहीं है कि तुम उसकी बात को ले लो, अहलुल अल्लाह कह रहे हैं भाई, वो तो अहलुल उलिल अम्र की तफसीर कर रहे हैं, अल्लाह ताला खुद फरमा रहे हैं अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम, ये इताअत उलिल अम्र की इताअत का अल्लाह हुक्म दे रहे हैं, सहाबी कहाँ हुक्म दे रहे हैं, वो तो उलिल अम्र की तफसीर कर रहे हैं कि उलिल अम्र से मुराद कौन है। तकलीद इस चीज को कहते हैं कि कौले मुज्तहिद की को बगैर मुतालबे दलील के मान लेना कबूल कर लेना ये तकलीद है, और ये इसके अंदर पाई जा रही है, या तो दिखा दो मुझे कि अल्लाह ने कहा हो कि भाई उससे दलील का मुतालबा करना फिर जाना, अल्लाह कह रहे हैं भाई اللہ نے کیا فرمایا اطیع اللہ و اطیع الرسول و اولی الامر منکم، کسی غیر کا اللہ نے نام نہیں لیا. لو کان موسی حیا، موسی زندہ بھی ہو کر آ جاتے تو میری اتباع کے علاوہ ان کو کوئی چیز نجات پر نہیں. تو ٹھیک ہے، ہم ان احادیث کا آیات کا کوئی انکار نہیں کر رہے بھائی، ہم تو آپ سے یہ گزارش کر رہے ہیں کہ اہل علم مجتہدین فقہا کی اطاعت، ان کی اتباع، ان کی تقلید، ان کا حکم قرآن نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے فرمان میں موجود ہے. اسی وجہ سے کہتا ہوں کہ قول مجتہد بھی قول رسول لگتا ہے. ہاں، اس کو یہ میں آپ کو سمجھاؤں گا، اس لیے کہ تمہیں قول مجتہد کی بنیاد کا ہی پتہ نہیں ہے. قول مجتہد کی بنیاد قول رسول ہوتا ہے، کبھی بھی نہیں ہوتا. انما الاعمال بالنیات، یہ آپ نے حدیث پڑھی ہے، میں آپ کو ابھی ثابت کر دیتا ہوں. مولوی صاحب مجتہد کی تعریف کرو. میں آپ کو ابھی مجتہد کی تعریف کی ان طرف مت جاؤ، ان چیزوں کی طرف مت جاؤ، یہ موضوع نہیں ہے. موضوع پہ آؤ نا یار، جو موضوع ہے اس پہ رہو، اس پہ بات کرو. کبھی کسی تعریف کی طرف چلے جاتے ہو، کبھی کسی تعریف کی طرف چلے جاتے ہو. قول مجتہد قول رسول، قول مجتہد قول رسول، اس کی میں آپ کو مثال دے رہا ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم، بات سنو ٹھیک ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے ایک صحابی آئے، یہ آپ کو حدیث یاد ہوگی، مجھ سے مانگو گے، میں انشاءاللہ، ابھی میرے سامنے نہیں ہے، میں دے دوں گا، اور یقیناً آپ اس حدیث کا انکار بھی نہیں کرو گے، اس حدیث کے وجود کا، کہ صحابی کو کفار نے کہا کہ آپ صلی اللہ علیہ وسلم کے بارے میں یہ نازیبا الفاظ کہہ دو، ہم تمہیں چھوڑ دیتے ہیں. تو اس صحابی نے نازیبا الفاظ کہہ دیے، اور رسول اللہ صلی اللہ علیہ وسلم کے پاس تشریف لائے، تو عرض کیا، یا رسول اللہ، میں نے اس طرح آپ کی شان میں یہ الفاظ کہہ دیے. تو آپ نے فرمایا کہ آئندہ بھی اگر موقع ملے تو کہہ لینا. یہ حدیث ہے نا؟ یہ حدیث ہے؟ پھر بات تو سنو، یہ حدیث ہے یا نہیں ہے؟ اچھا ہے. پھر ہے نا، اس سے جناب قاعدہ لیا ہے فقہا نے، الضرورات تبیح المحظورات. ٹھیک ہے، لیا ہے قاعدہ. اب اس قاعدے کی بنیاد کے اوپر جتنے احکام مرتب ہوں گے وہ قول رسول ہی تو ہیں، اس لیے کہ اس کی بنیاد قول رسول ہے. نہیں، قول رسول نہیں، وہ حدیث نہیں ہے. سبحان اللہ، انما الاعمال بالنیات. میں آپ کو دوسری مثال دے رہا ہوں. میں دوسری مثال دے رہا ہوں بھائی، دوسری مثال. قول مجتہد قول رسول کس طریقے سے کہا ہے انہوں نے؟ میں قول مجتہد کے، قول مجتہد کی بنیاد قول رسول ہے. میں آپ کو بتا رہا ہوں، اس کی دوسری مثال لے لو مجھ سے. دوسری مثال میں دیتا ہوں، نہیں میں آپ کو سمجھانے کے لیے نہیں، میں عوام کو سمجھانے کے لیے مثال دے رہا ہوں. انما الاعمال بالنیات رسول اللہ صلی اللہ علیہ وسلم کا فرمان ہے. بھائی جان بات سنو، میں آپ کو دوسری مثال دے رہا ہوں، میں دوسری مثال دے رہا ہوں، اور اس کے بعد گفتگو ختم ہے. میں نے خود سیری بھی کرنی ہے، ٹھیک ہے، مجھے اور بھی بہت ساری مصروف ہیں. میری دلیل کا جواب تمہارے اوپر ابھی تک قرض ہے، اور جو تم نے اس کے اندر تحریف کی ہے، غلط ترجمہ کیا ہے، اس کی دلیل تم نے لانی ہے. اس نے کہا قول مجتہد جو ہے وہ قول رسول ہوتا ہے، یہ تو تقریر کے اللہ کے نبی پر الزام ہے. قول رسول کیا ہے جی؟ اللہ اکبر، من نجم اذا ہوا ما ضل صاحبکم وما غوا. جو میں نے الحمدللہ اس کی وضاحت کر دی ہے، میں نے اس کی وضاحت بہت اچھے طریقے سے کر دی ہے. اگر کوئی سمجھدار سنے گا تو یقیناً سمجھ جائے گا وہ اس کو، ٹھیک ہے. ہاں، اس کی دوسری مثال میں آپ کو دے رہا تھا. دوسری مثال آپ نے وہ قول مجتہد قول رسول ہی ہے. میں جناب آپ کو اس کی دوسری مثال دے رہا ہوں. انما الاعمال بالنیات، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ عمل کا دار و مدار کس پر ہے جناب؟ کس پر ہے؟ نیت پر ہے نا. ہاں، اس کے اوپر اس حدیث سے فقہا نے ایک قاعدہ اخذ کیا ہے، الامور بمقاصدہا. پڑھا ہے کبھی یہ قاعدہ؟ یار یہ تو میں بھی نکال لیتا ہوں. اب اس قاعدے کے اوپر جی جو فروعات اس قاعدے کی وجہ سے ان کا حکم شرعی معلوم ہوگا، اس کی بنیاد یہی انما الاعمال بالنیات ہے. مجتہد کی تعریف جب اصول فقہ پہ بات کریں گے پھر آپ کے ساتھ کر لیں گے انشاءاللہ، آپ پریشان نہ ہو. اصول الفقہ میں مجھے پتا ہے آپ نے الوجیز جو پڑھی ہے، جس طریقے سے آپ نے وہ البلاغۃ الواضحہ پڑھی تھی، उसी तरीके से अलवजीज भी पढ़ी है, मैं तुम्हारी इल्मी हैसियत को बहुत अच्छी तरह जानता हूँ, ठीक है। अब आपके ऊपर मैंने जो दलील पेश की है इसका आप रद्द नहीं कर सके, मैंने कुरान से पेश की है, सहाबा के अकवाल से पेश की है, ठीक है। तकलीद कहते हैं, तकलीद कहते हैं कौल मुज्तहिद को बगैर मुतालबा दलील के तस्लीम कर लेना, मान लेना। घट रहा है और लोगों पर नफ्सियात गालिब आती जा रही है, तो उस वक्त उन्होंने मजकूरा बड़ा इंतजामी मसले से ये फतवा दिया कि आप लोगों की सिर्फ तकलीद शख्सी पर अमल करना। आप तकलीद शख्सी पे बाद में जाएंगे भाई, मैंने तकलीद, तुमने तकलीद शख्सी मुतलक सब चीज को नाजायज कह दिया। तुम्हारे नजदीक तकलीद शख्सी मुतलक मुतलकन तकलीद नाजायज है, तुमने तुमने तकलीद को नाजायज कह दिया है। तुमने तकलीद को नाजायज कह दिया है, तुमने तकलीद को नाजायज कह दिया है। मैंने जो दलील पेश करनी थी कर दी है, तुमने अभी तक उसका जवाब देने की तौफीक नहीं हुई। कौन सा इंतजामी फतवा था? ये तकलीद वाला। कौन सी तकलीद? सुनो फिर, यहाँ पे अल्लाह जल्ला शानु फरमा रहे हैं अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम। अरे भाई ये इंतजामी कहाँ है? जाबिर बिन अब्दुल्लाह रजी अल्लाह तआला अन्हु फरमा रहे हैं कि अहले फिक्ह मुराद हैं इससे। अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह तआला फरमा रहे हैं इससे अहले फिक्ह मुराद हैं, और सहाबी की तफसीर के बारे में है कि वो मरफू के दर्जे में है वो हदीस तफसीर। अगर मैं ये कहूँ कि तकलीद शख्सी एक इंतजामी फतवा था, आपका मेरे बारे में क्या राय है? भाई जान, तकलीद शख्सी छोड़ दें आप, इसलिए कि आप तकलीद को मुतलकन नाजायज करार दे चुके हैं ना, अगर मैं ये आप तकलीद शख्सी के ऊपर अभी ना आए, आप तकलीद को मुतलकन नाजायज करार दे चुके हैं। अच्छा आप सुने ना, आप बिल्कुल तकलीद शख्सी की तरफ जाए नहीं भाई। जो आपने जवाब दावा दिया रखा है उसने तो बिल्कुल ही आपके परखचे उड़ा दिए हैं, आपके दावे जवाब दावा नहीं उड़ा दिए हैं। और तुम तकलीद शख्सी की बात कर रहे हो, तो तकलीद तुम तो तकलीद को मुतलकन नाजायज करार दे के अपने उलमा को सबको गुमराह करार दे चुके हो। ऐसी कोई बात नहीं है, वो अलग बात है जिसने किसने। तुमने तकलीद को मुतलकन नाजायज कहा है, तुम्हारा जवाब दावा है कि तकलीद नाजायज है। अच्छा कुरान में तकरीब करने वाले को काफर किसने कहा था? वो अल्हम्दुलिल्लाह मुनाज़िर में मौजूद है, लोगों ने सुना था, ठीक है जी। तकलीद शख्सी को अगर मैं ये कहूँ कि ये किस इंतजामी फतवा था, आप मेरे बारे में क्या? भाई तकलीद शख्सी, तकलीद शख्सी पे बाद में जाएंगे, आप तकलीद को नाजायज करार दे चुके हो। तकलीद को नाजायज करार दे चुके हो, ठीक है। तकलीद शेखुल इस्लाम दामत बरकातुहुम ने जो लिखा है बिल्कुल अपनी जगह पे ठीक लिखा है, लेकिन तुम तकलीद शख्सी को नाजायज और तकलीद मुतलक को मुतलकन तकलीद को नाजायज करार दे चुके हो। अब इधर उधर भागने की जरूरत नहीं है, मैंने तकलीद के जवाज के ऊपर कुरान की आयत पेश कर दी, तुम अभी तक उसका रद्द नहीं कर सके, ना तुम कर सकोगे। अच्छा, मुज्तहिद की तारीफ, मुज्तहिद की तारीफ मैं इंशाल्लाह आपको दे दूंगा। इसी तरीके के साथ आपके अपने मौलवियों ने जो तकलीद को नाजायज करा दी, आपके वो नहीं बारे तकलीद को नाजायज करा दिया, उन्होंने तकलीद को बिल्कुल नाजायज करार नहीं दिया। ये ऐसे पखंडे ऊपर पखंडे मार रहे हो। अच्छा, अब पर अपनी अपने तकलीद को नाजायज करार दियो, फिर कौन सी तकलीद को नाजायज करार दिया है? जरा उसकी पूरी इबारत इधर उधर से पूरी गांठ छांट के साथ पढ़ो, कल स्कैन लगाओ उसका, फिर मैं देखूंगा कि तुम कैसे कहते हो। गांठ छांट करके तुम खयानत, तो तुम्हारी अलामत है, तुम्हारा इंतखाबी निशान है खयानत। अच्छा पहले जो पेज दिया था माशाल्लाह उसका भी जवाब नहीं दिया, अब ख्याल वो सब आएगा, आप परेशान ना हो, इंशाल्लाह कल फेसबुक पे सारा आएगा। लेकिन मेरी एक दलील अभी तक अभी तक तो मैं दलाइल दिए ही नहीं है यार, सिर्फ एक दलील दी है और वो भी उसने बोलती बंद कर दी तुम्हारी। फेसबुक पर कर सकते हो, अच्छा अच्छा भाईजान आप ये रिकॉर्ड कर रहे हैं, आप बुक के अंदर जाकर आप ये हमारी गुफ्तगू जो हो रही है रिकॉर्ड कर रहे हैं, आप जो भी हो रही है ना हो रही है, आप रिकॉर्ड कर रहे हैं ना। मेरे पास मोबाइल की मेमोरी हो सकता है कम हो, बात हमारी मुकम्मल रिकॉर्ड ना हो, लिहाजा आपसे मेरी दरख्वास्त है कि आप ये पूरी की पूरी ऑडियो रिकॉर्डिंग जो है फेसबुक पर अपलोड करें। अच्छा, क्या कर रहे हो यार, जो दलील मैंने पेश की है, जो मेरी दलील है उसका रद्द तो कर दो पहले यार। وَحَلْ يُقَلِّدُ إِلَّا صَبِيٌ أَوْ غَفِيٌ, تقلید وہی کرے گا جو متاثب ہوگا اور بیوقوف ہوگا. اللہ تقلید وہی کرے گا, تقلید وہی ملا علی قاری رحمہ اللہ والی بات آ گئی نا, کہ ملا علی قاری رحمہ اللہ سے تقلید کے رد کے اوپر استدلال کر رہے ہو حالانکہ وہ پکے ٹھکے حنفی ہیں. اسی طریقے سے علامہ طحاوی رحمہ اللہ سے استدلال کر رہے ہو تقلید کے رد کے اوپر, حالانکہ علامہ طحاوی رحمہ اللہ پکے حنفی ہیں اور ان کے بارے میں عالم مذہب ابی حنیفہ رحمہ اللہ کہا جاتا ہے کہ مذہب حنیفہ کو سب سے زیادہ جاننے والے وہ ہیں. اچھا, اور تم اسے تقلید کے رد کے اوپر استدلال کر رہے ہو, اس کا مطلب تو بالکل یہ ہے کہ جو عبارت تم کانٹ چانٹ خیانت کے ساتھ دے رہے ہو وہ تم عبارت نہ سمجھے ہو نہ سمجھنے کی صلاحیت رکھتے ہو. ابھی کہہ رہا تھا کہ عبارت کانٹ چانٹ کر کے بیان کرو, ابھی اس کو حق کہہ رہا تھا, ابھی کانٹ چانٹ کو یہ جھوٹا کہہ رہا ہے, یہ بھی طرح قاتری جیسا, یہ ایک دن اور بات کر دے دوسرے دن اور بات کر دے. ہاں جی ہاں جی, آپ کے اقوال کی, آپ کے گفتگو کے تعارض تضاد سارے سامنے ہیں سب کے, وہ انشاءاللہ کل آپ کے جو ہے وہ نظر آ جائیں گے. بہرحال باقی انشاءاللہ میری گفتگو کا جواب آپ نے ابھی تک نہیں دیا. آپ نے جو اعتراضات کیے الحمدللہ ان اعتراضات کا بحوالہ جواب دے دیا. ٹھیک ہے, تقلید وہی کرے گا جو بے دین ہوگا, متاثر ہوگا, بیوقوف ہوگا. سبحان اللہ. بہرحال آپ ابن حجر رحمہ اللہ کے بارے میں کیا کہتے ہیں؟ تمہارا ہی عالم تھے نا, میں تو ابھی اس کے بارے میں کروں گا نا, جعفر صادقی کے بارے میں بات کروں گا. بہرحال میں نے تقلید کے اس بات پر قرآن کی آیت پیش کر دی. الحمدللہ مولوی صدیر احمد ہزاروی صاحب ابھی تک جواب پیش کرنے کی ہمت نہیں ہو سکی. ارے بھائی تم بات کرتے ہو مولانا عبد الغفار زاہبی صاحب سے بات کرنے کی, اور تمہارے اندر ایک ادنا طالب علم کی جواب دینے کی ہمت نہیں ہے. ملا علی قاری رحمہ اللہ خود مقلد ہیں, گناہگار ہیں نا, وہ گناہگار کیسے کہہ سکتے ہیں؟ گویا کہ تم نے استدلال ہی خیانت کے ساتھ کیا ہے. بہرحال آپ میری دلیل کا جواب تلاش کریں, اپنے مولویوں سے پوچھیں, مولوی عمر صدیق سے پوچھیں, جہاں سے بھی پوچھیں. ٹھیک ہے, ہمارے ہاں جو تعریف ہے تقلید کی وہ اس آیت کے اندر پائی جا رہی ہے. آج تو قرآن کو چھوڑ کر سارے حنفی علماء کی طرف بھاگ رہے ہو یار. ساری عمر تم قرآن حدیث کا نعرے لگاتے رہتے ہو, آج قرآن کو چھوڑ کر بھاگ رہے ہو یار. یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم. اب جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اولی الامر سے مراد اہل فقہ ہیں. عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اولی الامر سے مراد اہل فقہ ہیں. کہتے ہیں جی اگر تقلید جائز ہوتی تو وہ لوگ جو امام ابو حنیفہ سے پہلے اس دنیا سے گزر چکے ہیں وہ زیادہ لگتے ہیں کہ ان کی تقلید ہو, جیسے کہ حسن بصری اور ابراہیم نقوی. ان کے مذاہب جمع ہی نہیں ہوئے بھائی, جن کے مذاہب, جن کی فقہ مدون ہوئی ہے ان کی تقلید ہو رہی ہے, جن کی مدون نہیں ہوئی ان کی تقلید نہیں ہو رہی. اچھا یہ کہنے والے ہیں جی محمد بن حسن الشیبانی المبسوط کے اندر ہے, جلد نمبر 12 صفحہ نمبر 28 ہے. یہ جلد نہیں ہوتا, میں نے آپ کی یہ اصلاح پہلے بھی کی تھی, اور جو قاموس کے ذریعے میں نے آپ کو اس کا وہ لنک بھی دیا تھا. آپ بھائی اپنی اصلاح کرنا, یہ جلد نہیں ہوتا, جلد ہوتا ہے. اچھا, اس پر بحث کر کے کچھ بھی نہیں ملے گا. ٹھیک ہے, جلد ہوتا ہے, جیسے آپ کی جلد اتر گئی ہے. بات یہ ہے کہ مولوی صاحب آپ نے صحابہ پر الزام لگایا کو تقلید کا کہتے ہیں. اہل فقہ کہہ رہے ہیں, تقلید کا لفظ ہمارے نزدیک دکھانا ضروری نہیں ہے. ہمارے نزدیک جہاں پر تقلید کا مفہوم, تقلید کی تعریف پائی جائے گی وہ تقلید ہے. سبحان اللہ, ہمارا دعویٰ ہے اطاعت اللہ اور اس کے رسول کی, ہم لفظ دکھانے کے پابند ہیں. وَأُولِي الْأَمْرِ مِنْكُمْ بھی پڑھ دو یار, وَأُولِي الْأَمْرِ مِنْكُمْ بھی پڑھ دو یار, اولی الامر منکم بھی پڑھ دو یار. اولی الامر منکم سے مراد کیا ہے یہ بھی بتا دو. اچھا جی, اسی طریقے سے ہم نے دعویٰ کیا کہ اطاعت اللہ اور اس کے رسول کی کرنی ہے, ہمارا ذمہ داری ہے قرآن سے لفظ اطاعت کا اللہ کے لیے بھی ثابت کریں گے رسول کے لیے بھی. दावा दावा ये गुफ्तगु हमारी आपकी हुई नहीं है भाई, जो मेरी आपकी गुफ्तगु हुई है वो साबित करो यार। मैंने कहा तकलीद जायज है, जवाब पे मैंने दलील पेश कर दी, तुमने कहा तकलीद नाजायज है, और ना मेरी तकलीद रिवायत का जवाब दिया, ना हदीस का जवाब दिया, ना आपने कुरान का जवाब दिया। जो तुमने हनफी उलमा की इबारात पढ़ी, मैंने अल्हम्दुलिल्लाह साफ सुथरा सा जवाब दे दिया उसका। साबित कर रहे हैं यार, तुम नसबुर राया की बात कर रहे हो। अच्छा, नसबुर राया से जो साबित करना चाहते हो, नसबुर राया का मुकदमा तुमने पढ़ा ही नहीं है भाई। नसबुर राया का मुकदमा पढ़ा है तुमने? तकलीद करता हूँ तो मैं अपने फुकहा मुज्तहिदीन के मुकाबले में जाहिल हूँ भाई, सीधी सी बात है। मेरे अकाबिर भी अपने आप को उन फुकहा के मुकाबले में जाहिल ही समझते हैं। ठीक है, ये तुम्हारे तुम लोग हो कि तुम अपने अकाबिर को जाहिल कहते हो, खुद को बड़े फुकहा समझते हो, ये तुम्हारे तुम्हारा शान है, तुमको मुबारक हो। हम अपने अकाबिर के मुकाबले में, फुकहा मुज्तहिदीन के मुकाबले में अपने आप को जाहिल समझते हैं। अगली मरतबा इंशाल्लाह मैं जो बात आपसे करूंगा, अर्रद वला मन अखलदा इला अर्ज व जहला अन अल इस्तिआदा फी कुल्ली असरिन फर्ज़ुन इंशाल्लाह। मैं इस बात ने ये बात भाई पहले ये बातें मुकम्मल कर लो इंशाल्लाह, आइंदा फिर आपके साथ जब बात होगी तो इसी मौजू पर बात होगी। मेरा दावा फिर भी यही है कि तकलीद जायज है, तुम्हारा दावा मुतलकन ये है कि तकलीद नाजायज है। और अब इंशाल्लाह जब नेक्स्ट टाइम मुलाकात होगी तो मैं तुमको तुम्हारे दावे के अंदर साबित करूंगा कि तुम नाजायज कर रहे हो, तुम तकलीद कर रहे हो। अच्छा, अब मेरा काम अब मेरा काम इंशाल्लाह आपकी तकलीद साबित करना है। भाई जवाब दावा जो है तुमने किया, तुमने जवाब दावा जो किया, तुमने जो जवाब दावा किया तुमने नाजायज कहा, तकलीद नाजायज है। ठीक है, तो अब मैंने इंशाल्लाह ये साबित करना है कि तुम जो नाजायज कहते हो तुम सबसे बड़े मुकल्लिद हो। अच्छा, जब बात होगी तब बात होगी, कब बात होगी वो बात की बात है, हमारी जिम्मेदारी है इताअत अल्लाह के लिए, अल्लाह के रसूल के लिए, कुरान से साबित करेंगे। और उलिल अम्र के लिए भी करते हो या नहीं? इत्तेबा अल्लाह के लिए, अल्लाह के कुरान से साबित करेंगे। मौलवी साहब ने उलिल अम्र के लिए कुरान से साबित नहीं है। अच्छा जी, मौलवी साहब ने बार बार लफ्ज़ तकलीद का भाई साहब कुरान से उलिल अम्र की इताअत साबित है या नहीं है? अच्छा जी, आप मुझे फिर वही बात कर रहे हो, मैं जो पूछ रहा हूँ वो बताओ ना, आखिर में खुलासा निकालें ताकि लोगों को समझने में सुनने में आसानी हो। कुरान में उलिल अम्र की इताअत का हुक्म है या नहीं है? अच्छा जी, इन्होंने कहा उलिल अम्र की है कुरान। भाई बात मैं जो कह रहा हूँ, कुरान में उलिल अम्र की इताअत का हुक्म है या नहीं है? उसके बाद काजी अबू मंसूर मातुरीदी था, इन्होंने किसी उलिल अम्र की बात को नहीं माना है, यानी कि ये बहरहाल जी मौलवी सदीर अहमद हजारवी साहब, मौलवी सदीर अहमद हजारवी साहब, तुमने अपने आप को बहुत बड़ा जो है वो समझ रखा था कि पता नहीं क्या करोगे। आप कम से कम ये साबित कर देते कि तकलीद ये चीज है, आपको तो तकलीद की तारीफ तक नहीं आती है, और तकलीद का कोई आपने एक जगह से भी नहीं बताया। मौलवी सदीर अहमद हजारवी साहब, मौलवी सदीर अहमद हजारवी साहब, इंशाल्लाह ये सारा कुछ आइंदा मुलाकात में होगा। और अभी तक आपको अल्लाह ने जितना जलील किया है, इस जिल्लत को इंशाल्लाह कल अवाम खुद मुलाजा करेंगे इंशाल्लाह। मेरी आपसे ये दरख्वास्त है कि मेरे पास जी मैं आपको ये बता रहा हूँ, मेरी आपसे ये दरख्वास्त है, मेरी आपसे ये दरख्वास्त है कि मेरे पास हो सकता है रिकॉर्डिंग इसकी मुकम्मल ना हो, आप बराए मेहरबानी इसको अपलोड कर दें मुकम्मल को। अच्छा, आपकी आप की जिल्लत की क्या हैसियत है? आप तो जिल्लत का लफ्ज़ इज्जत के लिए इस्तेमाल करते हो, तो अल्लाह के नबी को जलील कर दिया। बाकी ये तो अल्लाह ताला ने अज़िल्लतन अलल मोमिनीन वगैरह खुद ही फरमा दिया है, तो इंशाल्लाह आप अपनी रिवायती चवलों के ऊपर आ जाते हैं, दलाइल को छोड़ देते हैं, दलाइल आपके जो है वो हिम्मत नहीं होती कि दलाइल में जवाब दे सके। ये तो इंशाल्लाह जी, बिल्कुल जो सुनेंगे जो कुरान की एक ही आयत पेश की है, अभी तो बाकी आयत तो मैंने पेश ही नहीं की। ठीक है, और उसी ने हवा निकाल दी तुम्हारी, और अभी तक जो है वो उसी से भाग रहे हो, कभी इधर कभी उधर, कभी इधर कभी उधर। इंशाल्लाह नेक्स्ट मुलाकात होगी इंशाल्लाह। ठीक है, अस्सलाम वालेकुम। ओके।